سورة الأنفال. سورة الأنفال مدنی سورت ہے. انفال کا لفظ نفل کی جمع ہے، اور نفل کہتے ہیں ایکسٹرا چیز کو، تطوع. ہم نمازوں میں جو نفل پڑھتے ہیں وہ بھی یہی لفظ ہے، لیکن اس کا اصطلاحی معنی جو ہوتا ہے وہ مال غنیمت ہے. صرف ایک اس لفظ پہ غور کرنے سے اسلام کے اندر نظریہ جہاد جو ہے وہ کھل کے سامنے آتا ہے. اور وہ کیا کہ جنگ کا یا جہاد کا اصل مقصد مال جمع کرنا نہیں، اور نہ ہی کسی علاقے کو فتح کرنا ہے. اصل مقصد جو جہاد کا ہوتا ہے وہ اللہ کی رضا کو طلب کرنا ہے. جس شخص نے صرف اللہ کی رضا کو طلب کرنے کے لیے جہاد کیا، اس کا جہاد تو جہاد فی سبیل اللہ ہوگا، لیکن اگر کسی نے مال غنیمت کو جمع کرنے کے لیے یا کسی علاقے کو فتح کرنے کے لیے یا کچھ ریسورسز کو اپنا بنانے کے لیے جہاد کیا، تو وہ فساد فی سبیل اللہ تو ہو سکتا ہے، لیکن جہاد فی سبیل اللہ نہیں ہوتا. اسی چیز کو علامہ اقبال نے ایک شعر میں بھی کہا کہ شہادت ہے مطلوب و مقصود مومن، نہ مال غنیمت نہ کشور کشائی. اور اس ایک لفظ کے اوپر اگر ہم اپنا شرح صدر کر لیں تو ہم آج کے دور میں ہونے والی تمام جنگوں کو باطل کر سکتے ہیں. کیونکہ جب اللہ کی رضا کے لیے کوئی کام کیا جاتا ہے، پھر راستے میں اگر کوئی نعمت مل بھی جاتی ہے تو وہ ایک الگ چیز ہے. جیسے یہ یہاں سوچ جہاد کے مال غنیمت کے بارے میں ہے، یہی سوچ ایمان والے کے ہر عمل میں ہونی چاہیے. ہر کام کا اصل محرک کیا ہے؟ اللہ کی رضا. پھر ثواب مل جائے، پھر اس پہ جنت میں محل مل جائے، اس کے ایک پڑھنے کے 100 نیکیاں اس میں درخت لگیں، موسٹ ویلکم. جس بات کا اللہ نے بتا دیا، اللہ کے نبی نے بتایا، وہ چیز یقیناً ہم اپنی زندگی میں لائیں گے. لیکن اس سے ایک نیکیاں کرنے کا ایک محرک سمجھ میں آ گیا، ایک ریزن سمجھ میں آ گئی، اور وہ کہہ کہ تم اللہ کی رضا کے لیے کرو. تو ہم سب اللہ کی رضا کے لیے اس سورت کو شروع کرتے ہیں، اس نیت سے کہ اللہ تعالی ہمیں اس کے تمام حکموں پہ عمل کرنے والا اور تمام منع کی ہوئی چیزوں سے رکنے والا بنا دے، اور ہمارے ذہنوں سے اسلامی نظریہ جہاد کے ناطے سے جو شبہات پیدا کر دیے گئے ہیں، اللہ تعالی اس کو دور کرنے کی ہمیں توفیق عطا فرمائے. شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. یسألونک عن الانفال قل الانفال للہ والرسول فاتقوا اللہ واصلحوا ذات بینکم واتیوا اللہ ورسولہ ان کنتم مؤمنین. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. یہ لوگ آپ سے غنیمتوں کا حکم پوچھتے ہیں، آپ فرما دیجئے کہ یہ غنیمتیں اللہ کی اور رسول کی ہیں، پس تم اللہ سے ڈرو اور اپنے باہمی معاملات کی اصلاح کرو، اور اللہ تعالیٰ اور اس کے رسول کی اطاعت کرو اگر تم مومن ہو. بس ایمان والے تو وہ ہوتے ہیں، جب اللہ تعالیٰ کا ذکر آتا ہے تو ان کے قلوب ڈر جاتے ہیں، اور جب اللہ تعالیٰ کی آیتیں ان کو پڑھ کر سنائی جاتی ہیں تو یہ آیتیں ان کے ایمان کو اور زیادہ کر دیتی ہیں، اور وہ لوگ اپنے رب پر توکل کرتے ہیں، جو کہ نماز کی پابندی کرتے ہیں، اور ان کو ہم نے جو کچھ دیا ہے اس میں سے خرچ کرتے ہیں. سچے ایمان والے تو یہ لوگ ہیں، ان کے لیے بڑے درجے ہیں ان کے رب کے پاس، اور مغفرت اور عزت کی روزی ہے. یہ تھی آیت نمبر 1 سے 4. اس کا عنوان ہے مال غنیمت کو چھوڑو، آپس کی اصلاح کی فکر کرو. سورۃ انفال اور خاص طور پہ ابتدائی آیات غزوہ بدر کے تناظر میں نازل ہوئیں. نبی صلی اللہ علیہ وسلم کو ہجرت کر کے مدینہ گئے ہوئے تقریباً 2 سال ہو گئے تھے. اس موقع پہ ایک ایسا اچانک مارکہ پیش آیا کہ جس کی وجہ سے ایک ایسی جنگ ہوئی جس کو تاریخ میں آج جنگ بدر کے نام سے یاد کیا جاتا ہے. یہاں اسی جنگ کے ناطے سے ایک سوال اٹھا، اور وہ کیا تھا کہ یہ پہلی جنگ تھی اسلام کی، اس کے بعد دشمن سے جو مال حاصل ہوا اس کو اس دور میں بھی مال غنیمت کے طور پہ حاصل کیا جاتا تھا، لیکن اسلام سے پہلے کا رواج کیا تھا کہ دشمن سے حاصل شدہ جو مال تھا اس کو جلا دیا جاتا، खुले मैदानों में या बाज़ दफ़ा कुछ इस तरह के हालात होते कि उससे फ़ायदा नहीं उठाया जा सकता था। जब पहली जंग आई मुसलमानों की, तो सहाबे कराम जो अपनी ज़िंदगी के हर मरहले पर इस्लाम को अपने लिए एक लाहे अमल समझते हुए, दीन को सिर्फ वजीफे करने या कुछ आयात के पढ़ने का नाम ना समझते हुए रहनुमाई हासिल करने के हमेशा हरीस रहते थे। चुनाच उन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से ये सवाल किया कि हम इस माले गनीमत का क्या करें। सवाल उनकी नज़र में अहम था, लेकिन अल्लाह की नज़र में और अल्लाह के रसूल की नज़र में ये सवाल इतना अहम नहीं था कि इसका फ़ौरन ही जवाब दे दिया जाए, क्योंकि ये तो एक लीज प्रायोरिटी हो सकती है। किसी जगह जिहाद करने का मेन गोल ये नहीं है, ये मेन इशू नहीं है कि माल जो हासिल हुआ उसका क्या किया जाए। इसलिए अल्लाह ताला ने फौरन इस सवाल का जवाब देने की बजाय यहाँ तो कुछ ऐसे मामलात की बात कर दी जिसका ताल्लुक किसी भी ग्रोह की कामयाबी का ज़रिया बनती है। और 41 यानी 40 आयात गुजरने के बाद फिर इस सवाल का जवाब दिया, जो इंशाल्लाह इसी सूरत की 41 आयत में हम देखेंगे। हमारे लिए इस हिस्से से अमल की बात यही निकलती है कि आपस की इस्लाह जो है ये सबसे बड़ी चीज़ है। अगर आप नोट करेंगे तो यहाँ तकवा की बात है, उसके बाद आपस की इस्लाह की बात है, फिर अल्लाह की अतात और अल्लाह की अतात और उसके रसूल की अतात। ये पांच चीज़ें जो हैं किसी जगह भी मुसलमानों को कामयाब कराने के लिए की पॉइंट्स हो सकते हैं। एक रिवायत में आता है कि बुज़र्ग रज़ी अल्लाह अन्हु ने अल्लाह के नबी सल्लम से कहा कि मुझे कोई नसीहत कीजिए, तो उस पर आपने बिलतरतीब इन्हीं बातों का तذکرہ भी फरमाया था कि अल्लाह का तकवा इख्तियार करो, ये तुम्हारे सारे कामों को संवार देगा। कहने लगे कि कुछ और नसीहत कीजिए, कहा कुरान पाक की तिलावत किया करो। कहने लगे और तिलावत कीजिए, और बताइए, आपने फरमाया ज़्यादा खामोश रहा करो और कम हंसा करो, फिर मतलब कम बातें किया करो। फिर अगली नसीहत इसी तरह की आपने की कि कम हंसना और ज़्यादा रोना चाहिए, हमेशा सच्ची और हक की बात करनी चाहिए, और अल्लाह के बारे में किसी मलामत करने वाले की मलामत से नहीं डरना चाहिए। और इसी तरह इंसान कुछ और नसीहतों को अगर अपने पल्ले से बांध ले तो उम्मत मुस्लिमा के हालात संवर सकते हैं। इन आयात में अल्लाह ताला ने उम्मत मुस्लिमा को एक बहुत बुनियादी असूल समझा दिया, और वो क्या है, अल्लाह ताला ने एक और बात क्या बता दी कि जब मुसलमान किसी जगह किसी इज्तमाई काम के लिए जमा होंगे तो उस काम की कामयाबी और वहाँ अच्छे नतायज का आना जो है वो इंसान के लिए, वो कब होगा, उसकी गारंटी कब है कि वहाँ काम करने वाले एक दूसरे के बारे में क्या सोचते हैं। आज भी इस्लाम के नाम पे बहुत सारे इत्तेहाद वजूद में आते हैं, बाज़ सियासी इत्तेहाद होते हैं, बाज़ दीनी इत्तेहाद होते हैं, लेकिन कुछ महीने या साल गुजरने के बाद फिर क्या होता है, इस तरह की खबरें सुनी जाती हैं कि ये फला एक इदारा था, फिर ये टूटा तो उससे ये एक छोटा निकला, ये मस्जिद पहले बनी फिर इससे एक शख्स निकले वो दूसरी मस्जिद बनी फिर वहाँ से तीसरी बनी, ये क्यों होता है। इसलिए कि बस लिहू ज़ात बैनिकुम की बात नहीं, जब लोग एक मुश्तरका कॉज के लिए काम करते हैं तो उनको वो कॉज अपनी ज़ात, अपनी जान, अपने ओहदे, अपनी बात से ज़्यादा प्यारी होती है। वो इस्लाम को ज़िबा नहीं होने देते, वो इत्तेहाद और इज्तमाईत को ज़िबा नहीं होने देते, चाहे उनको फ़ायदा हो कि ना हो, चाहे लोग उनको उठा के नीचे ज़मीन पर बिठा दें कुर्सी से उठा के, वो कहते हैं कोई बात नहीं मेरी क्या औकात थी, लेकिन मुझे इस्लाम पर हर्फ नहीं आने देना। लेकिन जहाँ इंसानों को मकसद कॉज और अल्लाह का दीन इतना बड़ा ना लगे, जहाँ अपनी ज़ात और अपने नाम लगें, तो फिर वहाँ वही हालात होते हैं जो अक्सर आप लोग इर्द गिर्द सुनते ही रहते होंगे। तो हम सबको अल्लाह से ये दुआ करनी है कि अल्लाह तो हमें दीन के लिए जुड़ के काम करने की तौफीक दे, और हम सबको उन तमाम नफ्सियाती गिरों से पाक कर दे कि जो इंसान को खुद पसंदी की तरफ माइल करें और इस तरह के काम इंसान करने लगे कि जिसकी वजह से फिर उसका मामला इस तरह बिगड़ने लगे कि अल्लाह के निगाहों में उस बंदे की कदर उतनी भी ना रहे जितनी के कोई काम ना करने वाले की होती है। इस हिस्से का टॉपिक मैंने नहीं बोला था, अभी टॉपिक लिखेंगे। न माले गनीमत न किश्वर कुशाई, यही टॉपिक है इसका। पूरा शेर लिखना चाहें तो भी लिख सकते हैं, शहादत है मतलूब मकसूद मोमिन, न माले गनीमत न किश्वर कुशाई, कम आखरज का रब्बुक मिन बैतिक बिलहक, जैसा कि आपके रब ने आपके घर से हक के साथ आपको रवाना किया, और मुसलमानों की एक जमात इसको गिरान समझती थी, वो इस हक के बारे में और इस وہ اس اور وہ اس حق کے بارے میں اس کے بعد کہ اس کا ظہور ہو گیا تھا آپ سے اس طرح جھگڑ رہے تھے کہ گویا ان کو کوئی موت کی طرف ہانکے جا رہا ہے اور وہ دیکھ رہے ہیں اور تم لوگ اس وقت کو یاد کرو کہ جب کہ اللہ نے تم سے ان دو جماعتوں میں سے ایک کا وعدہ کیا کہ وہ تمہارے ہاتھ آ جائے گی اور تم اس تمنا میں تھے کہ غیر مسلح جماعت تمہارے ہاتھ آ جائے اور اللہ کو یہ منظور تھا کہ اپنے احکام سے حق کا حق ہونا ثابت کر دے اور ان کافروں کی جڑ کاٹ دے تاکہ حق کا حق ہونا اور باطل کا باطل ہونا ثابت کر دے گو کہ یہ مجرم لوگ ناپسند کریں۔ یہ تھی آیت نمبر 5-8، اس کا عنوان ہے اللہ منکرین حق کا زور توڑنا چاہتا تھا۔ اب یہاں تھوڑی سی جنگ کی سچویشن کو سامنے رکھنا ہوگا۔ مسلمان جب مکہ سے مدینہ ہجرت کر کے آئے تو اپنے گھر بار مال دولت جو تھے وہ مکہ میں چھوڑا ہے، سب ساتھ تو نہیں لائے جاتے ہجرت کے طور پہ۔ اب ہوا کیا کہ ان جگہوں پہ ان چیزوں پہ مکہ والوں نے قبضہ کر لیا۔ جب قبضہ کیا تو جس کا مال ہوتا ہے اس کو اس کا غم تو ہوتا ہی ہے۔ ہوتا کیا تھا کہ جب لوگ مکہ سے مدینہ تجارت کے لیے، جب مکہ سے ملک شام تقریب عموماً وہ تجارت کے لیے جاتے تھے تو راستے میں مدینہ آتا تھا، ایک قافلہ جس پہ ابو سفیان جو تھا وہ بہت سارا مال لے کے مکہ سے تجارت کے لیے ملک شام کی طرف گیا۔ جاتے ہوئے تو اس سے اپنے مال کو طلب کرنا ممکن نہ ہوا، لیکن جب واپسی پہ وہ اس میں بھاری سامان اور سونا چاندی اور اس طرح کی چیزوں کو لے کے نکلا تو اس وقت اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ چند لوگ جو تھے وہ اس خیال سے نکلے کہ ہم ان کا راستہ روکتے ہیں اور ان سے اپنا مال طلب کر لیں گے۔ نہ اس وقت جنگ کی کوئی امید تھی نہ کچھ تھا، آپ نے کوئی بہت زیادہ شد و مد سے اس کی دعوت بھی نہیں دی، لہٰذا تھوڑی سی کوشش سے 313 کے قریب لوگ جو تھے وہ جمع ہوئے۔ آپ نے وہاں جا کے یعنی راستے میں بدر کا مقام تھا وہاں پڑاؤ ڈالا۔ جب خبریں ادھر پہنچی جنگوں میں اور ایسے حالات میں سی آئی ڈیز تو ہوتی ہیں، ابو سفیان نے مکہ کسی کو پیغام دیا کہ فوراً ہماری مدد کو آئیں، ہو سکتا ہے کہ ہمیں یہاں خطرہ ہو۔ وہاں ابو جہل جو تھا اس نے اس موقع کو غنیمت جانا اور پچھلے کئی سال کی دشمنی کو سامنے رکھتے ہوئے اس نے ایک بھاری بھرکم لشکر تیار کیا اور لوگ بڑے جوش اور خروش سے گئے، کیونکہ اصل معاملہ حق اور باطل کا نہیں تھا، ان کے مال کا تھا۔ اور بعض دفعہ انسان اپنے مال کے دفاع میں اتنا زیادہ سینسٹیو ہو جاتا ہے کہ جان تک دے دیتا ہے۔ ہر ایک نکل رہا ہے، کہتے ہیں کہ صرف ابو لہب جو ہے اس نے اپنی جگہ اپنے قرض دار کو بھیجا، باقی ہر بندہ گیا، صرف پیچھے چند لوگ تھوڑے بہت رہ گئے۔ اب جو ابو جہل کے ساتھ لوگ آ رہے تھے ان کے جدید اسلحہ تھا، ہتھیار تھے، لیس تھے، اور آگے اس کی انشاءاللہ جہاں جہاں آئے تھے آئیں گی، اس کی مزید ڈسکرپشن بتاؤں گی۔ اب معاملہ کیا ہوا کہ مسلمانوں کے ہاتھ سے وہ قافلہ نکل گیا، مدینہ کے حدود سے وہ آگے چلا گیا۔ ابو سفیان نے پیغام بھیج دیا دوبارہ مکہ میں کہ اب کوئی ضرورت نہیں آنے کی، ہم لوگ بچ کے واپس آ رہے ہیں۔ لیکن ابو جہل جس کے اوپر شاید موت سوار تھی، لیکن وہ اس وقت ایک ایسے جوش میں تھا، ولولے میں تھا کہ اب آج ہم مسلمانوں کا کام ختم کریں گے، اس نے بہت ساری باتیں بولی جس کا تذکرہ اگلی آیتوں میں آئے گا۔ خیر اس نے کہا ہم تو جائیں گے، اور اس طرح سے وہ جب نکلے، اب مسلمانوں کو اللہ تعالیٰ نے دونوں سامنے راستے دکھا دیے۔ ایک یہ تھا کہ ابو سفیان کے لشکر سے معاملہ ہوتا، بہت ہی آسان تھا، وہ ایک تجارتی قافلہ تھا، مال غنیمت سے بھرا پڑا تھا، کوئی ان کے پاس دفاعی چیزیں نہیں تھی۔ مسلمانوں کا فطری طور پہ ایک رجحان تھا کہ ہمارا مقابلہ جو ہے ابو سفیان کے گروہ سے ہو، لیکن اللہ تعالیٰ نے کیا کروا دیا کہ ابو سفیان کا لشکر تو بخیر و عافیت گزر گیا، اور ابو جہل جو تین گنا زیادہ طاقت لے کے آیا، پھر اس کے ساتھ ایک معاملہ ہوا۔ یہاں اللہ تعالیٰ نے یہی بات ہمیں ایک اصول کے طور پر بتا دی کہ بعض دفعہ اللہ تعالیٰ مخصوص حالات پیدا کر کے اس طرح سے باطل کو توڑتا ہے کہ بظاہر انسان کو لگتا ہے کہ مجھے اس سے کوئی فائدہ نہیں ہوگا، لیکن وہ اللہ کا فیصلہ ہوتا ہے۔ اللہ تعالیٰ کسی کو اقتصادی فوائد دینے سے زیادہ حق کے توڑ کی کوشش ہوتی ہے اللہ تعالیٰ کی، یعنی اللہ تعالیٰ کا جو منصوبہ ہے وہ کیا ہے کہ منکرین حق کا زور توڑنا، نہ کہ مسلمانوں کو فوائد دینا۔ دیکھیے فائدے دینے تو اللہ کے اپنے ہاتھ میں، وہ جتنی مرضی بارشیں برسوا دے، جتنا مرضی تیل نکلوا دے، جتنا مرضی وہاں فصلیں اگیں، اللہ تعالیٰ چاہتے ہیں کہ حق اور باطل کا جو مارکا ہے اس کے اندر اسلام کی فتح حاصل ہو۔ اور یہی آیتوں میں بات تھی کہ اللہ تعالیٰ کہتے ہیں تم کیا سوچتے ہو اور اللہ نے تمہارے لیے کیا سوچا۔ عملی زندگی میں دیکھیں تو کئی مواقع پہ ایسے ہی ہوتا ہے، ہمارے ہاتھ سے ایک بہت سمپل سا ایزی چانس نکل جاتا ہے، ہم سوچتے ہیں ہائے یہ کیوں نکل گیا، لیکن اللہ تعالیٰ اس को निकलवाते क्यों हैं, ताकि हम एक मुश्किल चैलेंज को कबूल करें और हमारी खासियत और हमारी सलाहियत जो वो उभर के आएँ। और इस तरह फिर अल्लाह ताला दूसरी तरफ कुफर को नुकसान भी देते हैं कि उसके अंदर उसका ज़ोर टूटे। यही हाल इस जंग के नतीजे में हुआ। मक्का वालों के 70 सरदार मारे गए, 70 कैदी बना के पेश कर दिए गए और मुसलमानों की धाक पूरे अरब पे फैल गई। इसीलिए इस जंग को जंगे फुरकान कहा जाता है। अल्लाह ताला कभी भी लोगों के अमल को ज़ाया नहीं करता, सिर्फ़ एक इंसान का इम्तिहान होता है। कई दफ़ा ऐसे हालात आ जाते हैं कि एक तरफ़ मादी फ़ायदा होता है और दूसरी तरफ दीनी फ़ायदा होता है। वो शख्स जो मादी फ़ायदे की तरफ़ झुक जाता है, असल में वो अपने दीन के साथ अपने मुखलिस ना होने की दलील देता है। इसके बरक्स जब इंसान किसी मुश्किल हालात में मादी फ़ायदे को छोड़कर दीन के फ़ायदे को अपना लेता है, तो ये बंदा इस बात की दलील बन जाता है कि अल्लाह की मदद मेरे साथ आएगी। और अल्लाह ताला ने यहाँ ये बात भी बता दी कि इस्लामी जिद्दोजहद का निशाना कभी भी मुआशी मुफाद हासिल करना नहीं होता। इस्लामी जिद्दोजहद का निशाना क्या है कि बातिल को मिटा दिया जाए, उसका ज़ोर तोड़ा जाए, चाहे ये कोई नज़रियाती ताकत के ज़रिए हो या हालात के एतबार से मादी ताकत के ज़रिए से हो। अल्लाह करे कि आज के मुसलमान को और आज की इस दुनिया को ये बात समझ में आ जाए कि इस्लाम का असल मुकाबला बातिल से है, कुफर से है, काफिर से नहीं है। इंशाल्लाह जब ये सोच सीधी हो जाती है तो बहुत सारी गलत फहमियों का इजाला खुद ब खुद होने लगेगा। इस तस्तगीसूना रब्बकुम फस्तजाब लकुम अन्नी मुमिद्दुकुम बिअल्फ मिनल मलाइकति मुर्दिफीन। इस वक्त को याद करो जबकि तुम अपने रब से फरियाद कर रहे थे, फिर अल्लाह ने तुम्हारी सुन ली कि मैं तुमको 1000 फरिश्तों से मदद दूंगा जो लगातार चले आएंगे। और अल्लाह ने ये इमदाद महज इसलिए की थी कि बशारत हो और ताकि तुम्हारे दिलों को करार आ जाए। और मदद सिर्फ़ अल्लाह ही की तरफ से है जो कि ज़बरदस्त हिकमत वाला है। और उस वक्त को याद करो जब तुम पर अल्लाह ने ओंगतारी कर दी एक अपनी तरफ से चैन देने के लिए, और तुम पर आसमान से पानी बरसा रहा था कि इस पानी के ज़रिए से तुमको पाक कर दे और तुमसे शैतानी वसवसे को दूर कर दे और तुम्हारे दिलों को मजबूत कर दे और तुम्हारे पाँव जमा दे। इस वक्त को याद करो जबकि आपका रब फरिश्तों को हुक्म देता था कि मैं तुम्हारा साथी हूँ, सो तुम ईमान वालों की हिम्मत बढ़ाओ, मैं अभी कुफ्फार के दिलों में रोब डाले देता हूँ, बस तुम गर्दनों पर मारो और इनके पोर पोर पर मारो। ये इस बात की सज़ा है कि उन्होंने अल्लाह और उसके रसूल की मुखालफत की, और जो अल्लाह की और उसके रसूल की मुखालफत करता है सो बेशक अल्लाह ताला सख्त सजा देने वाला है। ज़ालिकुम फज़ुकू व अन्न लिल काफिरीन अज़ाबन नार। सो ये है सजा, सो ये सजा चखो और जान रखो कि काफिरों के लिए जहन्नम का अज़ाब मुकर्रर ही है। ये थी आयत नंबर 9 से 14, 9 to 14। इसका उन्वान है अल्लाह ईमान की बुनियाद पे मदद करता है। ग़ज़वे बदर में मुसलमान नहत्ते थे लेकिन ईमान की बुलंदियों पे थे। ये वो मुसलमान थे जो बहुत सारी मुश्किलात को इसके अंदर अपना ईमान बचाकर मदीना में आ गए। ऐसे लोग जो होते हैं उनके अंदर ईमान की एक बड़ी गहरी रमक मौजूद होती है। ऐसे लोग अगर थोड़े भी हों तो अल्लाह की मदद बहुत ज़्यादा होने लगती है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों को जब मैदान बदर में खड़ा किया तो उस वक्त उनको इस तरीके से खड़ा कर दिया था कि बज़ाहिर देखने में वो थोड़े थे लेकिन थोड़े लोग थे वो देखने में बहुत ज़्यादा बड़े होने लगे। और ऐसे ही लोग जो हैं अल्लाह की मदद से फरिश्तों के ज़रिए से दुश्मनों की नज़रों में अपनी असल तादाद से कई गुना ज़्यादा दिखने लगे। ये वो वक्त होते हैं कि जब इंसान के असाब टूटने लगते हैं। लेकिन वो लोग जो अल्लाह के रास्ते में निकलते हैं अल्लाह ताला ऐसे असाब शिकन हालात में भी उनको आराम दिला देता है। जब मुसलमान सारे दिन के थके हों और जंग जो एक ऐसी हालत है कि जिसमें इंसान की रातों की नींद उड़ जाती है, अपनी जान के जाने का खौफ कहाँ सोने देगा। लेकिन ऐसे वक्त में अल्लाह ताला ने एक ऐसी ऊँग ईमान वालों के ऊपर तारी कर दी कि जिसकी वजह से वो सहाबा कराम रात भर खूब अच्छी तरह सोए और जब सुबह उठे तो बिल्कुल फ्रेश थे। हम सब जानते हैं कि चाहे आप 1 या 2 घंटे की नींद, 1 घंटे की नींद भी अगर आप ले लेते हैं तो उसके बाद आप बिल्कुल फ्रेश होने लगते हैं। ये अल्लाह की तरफ से रहमत है। अल्लाह के नबी ने माया एक रिवायत का खुलासा है कि नमाज में ऊँग का आना शैतान की तरफ से है और मैदान जंग में ऊँग का आना जो है ये अल्लाह की तरफ से रहमत है। आज भी आप किसी इंसान को देखते हैं कि वो मुश्किल से मुश्किल हालात में लोग सोच रहे हैं हाय बेचारे की रातों की नींद उड़ी होगी और वो बेचारे को सोने के अलावा और कोई फुर्सत ही नहीं है। आज ये जो खिरासा है ना कि नींद नहीं आती, खौफ बहुत है, क्या करें, नींद नहीं है, डिप्रेशन है, गोलियां खानी पड़ती हैं, ये एक किस्म का अजाब है। जितना आपका ईमान सच्चा होगा, आप अपनी जगह पे बैठे सो जाएंगे, किसी को परवाह भी नहीं होगी। कई लोगों को आप इस तरह देखते होंगे कि उनको बिल्कुल केयर नहीं होती, लोग उनके पास हैं, क्या हो रहा है, और वो मज़े से सो जाते हैं। ये किसी इंसान के अल्लाह के ऊपर अपने मामलात को छोड़ देना है। लिहाजा अल्लाह ताला ने इन आयात में उन मुख्तलिफ चीज़ों को बताया कि जिस तरीके से मुसलमानों की मदद की। फिर इसी तरह एक और रिफ़्रेशमेंट इंसान की होती है नहा लेने से। अब ग़ज़वे बदर थी, हालात ऐसे तंगी के थे, सारे दिन की मेहनतें थी और कई दिन की चपकल चल रही थी। अल्लाह ताला ने दूसरी मदद क्या की कि बारिश बरसा दी। और बारिश कैसे बरसी कि मुसलमानों के ऊपर तो वो इस तरह बरसी कि एक तो उनको जो गुस्ल की हाजत थी वो भी साफ़ हो गई, फिर उसके ऊपर जिस जगह पे मुसलमान खड़े थे वो मिट्टी जम गई, स्टेबल हो गए। लेकिन काफिर चूँकि ढलान की तरफ थे तो वहाँ पानी जमा हो गया, जिसकी वजह से उनके कदम उखड़ने लगे और वो कीचड़ बन गया। अल्लाह ताला एक ही चीज़ को एक के लिए खैर और दूसरे के लिए शर क्यों बनाता है, इसकी दलील या इसका असर बंदे का ईमान होता है। बाज़ दफ़ा एक ही चीज़ जो एक बंदे को खैर की लगती है लेकिन दूसरे को वो शर की लगने लगती है। एक अल्लाह का नाम लेके मिट्टी भी ग्लूकोज भी मुंह में डाल देगा तो अल्लाह उसको शिफा दे देगा, और एक वो है कि जिसको बड़ी बड़ी दवाइयाँ खाने के बाद भी शिफा नहीं मिलती। याद रखिए, दुनिया की हर चीज़ का ताल्लुक हमारे ईमान के साथ है। हम अल्लाह से वही पाते हैं जो हम अल्लाह को देते हैं। अल्लाह ताला ने बारिश भी ता कर दी जिससे मुसलमानों के अंदर एक और किस्म की ताजगी आने लगी। फिर इसी तरह फरिश्तों को भेजा। फरिश्तों का भेजना भी असल में मुसलमानों को एक तसल्ली देने की बात थी, असल मदद तो अल्लाह की तरफ से है। हाँ, ये सारी खूबियाँ, ये सारी नेमतें किसको मिलती हैं जो अल्लाह के रास्ते में जम जाए। असल इस्तकामत ये है कि आप अल्लाह के रास्ते में जम जाएँ, चाहे वो मैदान जंग हो, चाहे वो इल्म का मैदान हो, चाहे किसी नेकी के करने की नीयत हो। जो बंदा अल्लाह के रास्ते में जम जाता है फिर अल्लाह दुश्मनों के दिलों में उनका रोब डाल देता है, और जो बंदा खुद अपने दुश्मन से डर जाए फिर अल्लाह ताला उसको फतह नहीं देता बल्कि शिकस्त ही उसका मुकद्दर बन जाता है। या अय्युहल्लज़ीना आमनू इज़ा लकीतुमुल्लज़ीना कफ़रू ज़ख़्फ़न फ़ला तुवल्लूहुमुल अदबार। ए ईमान वालों, जब तुम काफिरों से दूबदू मुकाबिल हो जाओ तो इनसे पुश्त मत फेरना, और जो शख्स उनसे इस मौके पर पुश्त फेरेगा मगर हाँ जो लड़ाई के लिए पैंतरा बदलता हो या अपनी जमात की तरफ पनाह लेने आता हो वो मुस्तस्ना है। बाकी और जो ऐसा करेगा वो अल्लाह की गज़ब में आ जाएगा और इसका ठिकाना दोज़ख़ होगा, जो बहुत बुरी जगह है। ये थी आयत नंबर 15 से 16। इसका उनवान क्या है? मैदान जंग से पीछे हटना, दीन के साथ गैर संजीदा होने की दलील। हर इंसान की ज़िंदगी में ये मामला आता है, एक तरफ उसकी जान होती है और दूसरी तरफ इस्लाम की जान होती है। जो बंदा अपनी जान को बचा के इस्लाम को ज़िबा कर दे, ऐसा शख्स अल्लाह की निगाहों में खस व खाशाक की तरह हल्का होने लगता है। लेकिन वो शख्स जो अपनी जान, अपनी माल, अपने तमाम चीज़ों को छोड़ के अल्लाह सुबहाना ताला के की रज़ा के लिए उसके दीन को पा लेता है तो उस वक्त फिर अल्लाह ताला उसको अपनी मदद देते हैं। इसीलिए मैदान जंग से पीछे हटना कबीरा गुनाहों में से, क्योंकि ऐसे हालात में इंसान इस बात की दलील दे देता है कि उसको मकसद प्यारा नहीं था, अपनी ज़ात प्यारी थी। और ऐसा शख्स हक की ज़िंदगी की बाजी के अंदर अपनी जान की बाजी जो है, अपनी जान को तो बचा लेता है लेकिन हक को गिरा देता है। ऐसे मौके पे एक और भी नुकसान होता है, और वो क्या है कि एक छोटा सा वाक़या एक बहुत बड़े वाक़े का पेश खेमा बन जाता है। किसी एक इंसान का पीछे हटना बाज़ दफ़ा पूरी फ़ौज के हौसलों के तोड़ने का ज़रिया बन जाता है। थोड़ी सी भगदड़ मचती है, उससे हालात बदल जाते हैं, और ऐसे वक्त में भगदड़ का मचना बाज़ दफ़ा बहुत सारे लोगों की जानों को लेने का सबब बन जाता है। और अल्लाह ताला ने यहाँ कुछ एक्सेप्शंस भी दे दिए कि हाँ, जंगी हिकमत अमली के तहत अगर कोई आगे पीछे होना चाहे तो उसमें कोई कबाहत नहीं है। आज भी आप देखिए कि असल में ये बात जंग के तौर पे दिख रही है लेकिन इसकी बहुत सारी मिलती जुलती सूरतें ज़िंदगी के मुख्तलिफ मराहल में भी आती हैं। बाज़ दफ़ा एक शख्स बिल्कुल आमेजिशों से पाक, साफ़ सुथरा निखरा हुआ पैगाम अल्लाह के सामने रखता है। अब ये उसका एक किस्म का जिहाद होता है क्योंकि उस वक्त के दौर के लोग उस दीन से आशना नहीं होते। ऐसी बात को सुनने के बाद लोग एकदम हैरान होने लगते हैं, कोई परेशान होने लगते हैं, कोई अपनी पिछली नस्बतों को नहीं छोड़ना चाहते। नतीजा क्या होता है कि बहुत थोड़े लोग उस पुकार पे लब्बैक कहते हैं। ये वक्त उस पुकारने वाले के लिए एक बहुत बड़े इम्तिहान का होता है। उस वक्त वो अपने दीन से पीछे हट के मसलहत वाला दीन लोगों को अगर पेश करेगा, फ्लूटेड दीन पेश करेगा, अपने असूलों पे समझौता कर लेगा, उसके साथ लोगों की एक भीड़ जमा होगी। लेकिन अल्लाह ताला ने बताया कि ऐसे वक्त में बेसब्री नहीं करनी। जो जम जाएगा, एक वक्त आएगा कि वो लोग जो आज उसके हक़ से नाशना है, जब उनको ख़ुद उसी हक़ के अंदर अपनी ज़िंदगी और अपनी आखिरत की फलाह और खैर दिखेगी, वो ख़ुद बहुत उसमें आएंगे। और ये वक्त एक ऐसा वक्त है जैसे मैदान जंग से अपने आप को पीछे करने वाला उस वक्त के सिपाहियों की जान का दुश्मन होता है। इसी तरह याद रखिएगा कि दीन के नाम पर एक प्लूटेड दीन पेश करने वाला या एक प्लूटेड माशरे के अंदर एक सच्चा दीन पेश करने वाला, अगर वो कॉम्प्रोमाइज़ कर देता है तो पूरे का पूरा दीन ख़तरे पे आ जाता है। लोग कहते हैं कि अच्छा फिर यही दीन ठीक होगा, तो लिहाजा हक़ के खातिर जान देनी पड़े, चाहे मैदान जंग में हो चाहे मैदान तबलीग में, हक़ पे कभी भी समझौता ना कीजिए। इंसान के लिए बहुत आसान होता है लोगों की भीड़ देख के काम करना, लेकिन जहाँ भीड़ ना हो वहाँ हज़रत नूह अलैहिस्सलाम को याद कर लिया जाए। 950 साल की तबलीग के अंदर सिर्फ 70 या 80 लोग, हर 9-10 साल के बाद एक शख्स बनता है। आज दीन के नाम पे हम क्यों बड़े बड़े झमघट्टे चाहते हैं? हम क्यों कहते हैं कि अगर लोग ज़्यादा होंगे तो स्पीच लंबी होगी, लोग थोड़े होंगे तो स्पीच छोटी होगी, और अगर हमें बुलाना है तो इतनों को बुलाओ फिर हम आएंगे? ये बातें एक वक्त तक किसी उनकी मजबूरी के तहत सही भी हो सकती हैं, लेकिन ये एक दीनदार का मिजाज नहीं होता। या फिर वही इस अनफाल वाली बात याद रखिए कि ये सब कुछ मिल जाना, जैसे मैदान जंग में जाके कोई माल गनीमत मिल जाना या फतह हो जाना, ये सेकेंडरी थिंग है। मुसलमान फतह के लिए नहीं लड़ता, मुसलमान वाले गनीमत के लिए नहीं लड़ता, वो तो सिर्फ इसलिए लड़ता है कि या मेरा रब मुझे इस दुनिया में कबूल करके गाजी बना दे और मैं शहादत हक का लम्बरदार बन जाऊं, या फिर मुझे अपने रास्ते में कबूल करके शहीद कर दे। बिल्कुल यही सोच एक सच्चे दाई दीन की होनी चाहिए। कभी ये सोच के घर से मत जाइए कि मनवा के आऊँगी, कभी ये सोच के मत जाइए कि आप लोगों को फतह करने जा रहे हैं, कितने लोग आए आगे पढ़ेंगे। यानी सूरत अनफाल और तौबा अगर हम खुल के पढ़ लें तो मुझे लगता है कि दीन का 80% मिजाज हमें समझ में आ जाता है। और आज जो दीन और जिहाद के अंदर दीन इसके जो नज़रियात लोगों के उलट पुलट हैं, उसकी बहुत बड़ी वजह है कि हमने इन सूरतों को समझा ही नहीं, और आज इसीलिए हमसे ज़्यादा दुश्मनों को ये सूरतें बुरी लगती हैं और ऐसे मुतालबे उठते हैं कि इन सूरतों को कुरान पाक से निकाल दो। तो अल्लाह ताला हमें अपनी बातों को समझ के खुद ही अपनी इसलाह करने वाला बना दे। फलम तक तुलू हूँ वला किन्नल्लाह कतल हूँ, सो तुमने इनको कत्ल नहीं किया लेकिन अल्लाह ने इनको कत्ल किया, और आपने खाक की मुट्ठी नहीं फेंकी बल्कि अल्लाह ने वो फेंकी, और ताकि मुसलमानों को अपनी तरफ से इनकी मेहनत का खूब एवज दे। बिलाशुबा अल्लाह ताला खूब सुनने और जानने वाला है। एक बात तो ये हुई और दूसरी बात ये है कि अल्लाह ताला काफरों की तदबीर को कमज़ोर करना चाहता था, और अगर तुम लोग फैसला चाहते तो वो फैसला तुम्हारे सामने आ मौजूद हुआ, और अगर बाज़ आ जाओ तो ये तुम्हारे लिए नहायत खूब है, और अगर तुम फिर वही काम करो तो फिर हम भी वही काम करेंगे और तुम्हारी जमीयत ज़रा भी तुम्हारे काम न आएगी, ख्वाब वो कितनी ही ज़्यादा हो। और वाकई बात यह है कि अल्लाह ताला ईमान वालों के साथ है। यह है आयत नंबर 17 से 19, 17 to 19। इसका उन्वान है अल्लाह के यहाँ ज़ाती अमल की कीमत है ना के खारजी नस्बत की। ये आयत भी मैदान बदर ही से मुतल्लिक है। रिवायत में आता है कि जब बदर की जंग शुरू हुई, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबान पे अल्फाज थे, या रब्बी तुहलिक हाज़िहिल उसाबति फलन तुबद फिल अर्दि अबदा, ए अल्लाह अगर आज इस मुट्ठी भर जमात को तूने ख़त्म कर दिया तो ज़मीन पर फिर तेरी कभी परस्तिश ना होगी। यानी ये 313 मोती मैंने बड़ी मेहनत से चुने हैं, अगर आज ये ख़त्म हो गए तो फिर तेरा नाम कहाँ से होगा? और साथ ही आपने ज़मीन से एक मुट्ठी भर खाक ली, और इस तरह मुश्रिकीन की तरफ फेरते हुए शाहतिल वजूह कहते हुए, यानी चेहरे बिगड़ जाएं और आप वहाँ से हटे, अल्लाह ताला ने उस मिट्टी का एक एक ज़र्रा जो था काफिरों की आंखों में डाल दिया, जिसकी वजह से फिर उनको मुसलमानों के साथ लड़ना मुश्किल हो गया और मुसलमानों ने जिसको चाहा आसानी के साथ कत्ल कर दिया और गिरफ्तार किया। बज़ाहर ये एक मुट्ठी थी खाक की, लेकिन इसमें एक बहुत बड़ा असूल था कि हाथ किसका था? वो अल्लाह के रसूल का था। और वो हाथ क्यों इतना अहम था? क्योंकि वो रसूल अल्लाह की रज़ा के लिए निकला था। हम सब के लिए ये एक पैगाम है कि जब अल्लाह किसी मुसलमान की मदद کرنا چاہتا ہے تو وہ مٹی کو بلٹ بنا دے، وہ ابابیلوں کی کنکریوں کو اس طرح کے بوم بنا کے ابرہہ کے لشکروں پہ ڈال دے۔ اصل بات اس کی ہے، جب ہاتھ ایمان والا ہوتا ہے تو مٹی بلٹ بن جاتی ہے، اور جب ہاتھ کمزور ہوتے ہیں تو بڑی بڑی ایٹمی طاقتیں بھی بیکار ہو جاتی ہیں۔ پھر اللہ اپنی گولیوں سے اپنوں کو تو مروا دیتا ہے، لیکن دشمنوں پہ وہ گولیاں نہیں چلتی۔ اصل ضرورت یہ ہے کہ وہ ایمان اور وہ جرات پیدا کی جائے، انسان کو اسباب کی ضرورت نہیں۔ آج بھی ایسے واقعات لوگوں کی طرف سے ملتے ہیں کہ جو لوگ کسی بھی جگہ اللہ کے دین کے لیے جاتے ہیں اور لڑتے ہیں، اور وہ کہتے ہیں کہ بعض دفعہ تلواریں نہیں ہوتی اور ہم لکڑیوں کو اٹھا کے دشمنوں کی طرف مارتے ہیں، اور وہی حالات ہوتے ہیں کہ اللہ تعالیٰ مدد دیتا ہے۔ غزوہ بدر میں کیسا واقعہ آیا، حضرت عکاشہ رضی اللہ عنہ نبی صلی اللہ علیہ وسلم کے پاس آئے، کہا اللہ کے نبی تلوار ٹوٹ گئی ہے، کیا کروں؟ آپ نے کہا میرے پاس کچھ نہیں ہے، میں کیا دوں؟ خیر، انہوں نے کہا میں تو نہیں چھوڑوں گا۔ اب دیکھیں ہمت نہیں ٹوٹی، تلواریں ٹوٹ جاتی تھی، ہمتیں نہیں ٹوٹتی تھی۔ ہم کہتے ہیں اب اور کیا کریں، چلو چھوڑتے ہیں چلتے ہیں، نہیں، ایک لکڑی کا ٹکڑا پڑا ہوا تھا زمین پہ، اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کو پکڑا اور عکاشہ کو کہا کہ اسی سے کام چلاؤ، اور وہ لکڑی کا ٹکڑا آپ کے ہاتھ میں آنے کی دیر تھی کہ وہ ایک چمکتی ہوئی تلوار بن گئی، اور اس ایک تلوار سے پھر عکاشہ نے اتنے کافروں کو مارا، مرتے دم تک وہ تلوار ان کے پاس رہی۔ یہ لکڑی کیسے لوہا بن جاتی ہے، یہ اصل ایمان کی گرمی ہوتی ہے۔ اور اللہ تعالیٰ مسلمانوں کو اس میں یہی بات بتاتے ہیں کہ جو لوگ اللہ کے نام پہ نکلتے ہیں پھر ان کی مدد کرنا اللہ کے ذمہ ہے۔ لوگ کتنی سازشیں کر لے، اللہ تعالیٰ ان کی سازشوں کو بے اثر کرنے کے لیے تیار ہے۔ کوئی کسی ایسے مسلمان کو مغلوب کر ہی نہیں سکتا جس کے ساتھ اللہ کی مدد ہوتی ہے، لیکن جب ایمان والے اپنے ارادے کو اللہ کے ارادوں کے ساتھ ملائیں تبھی یہ کام ہوتا ہے۔ لیکن اگر انسان جائے تو میدان جنگ میں، یا نکلے تو اللہ کے نام پہ لیکن اندر عزائم کوئی اور ہوں، ارادے کچھ اور ہوں، تو ایسے لوگوں کے لیے پھر اللہ کی مدد نہیں آتی۔ پھر ایک اور واقعہ ہوا کہ جب بدر سے نکلنے لگے، یعنی ابو جہل اور اس کا لشکر مکہ سے نکلنے لگے، تو ابو جہل نے ایک کعبہ کے غلاف کو پکڑ کے دعا مانگی، اور دعا اس کی کیا تھی، جس کا خلاصہ تھا کیا تھا، کہ اللہ ان دو گروہوں میں سے جو تیری نظر میں بڑا پیارا ہے اور جو صلہ رحمی کرنے والا ہے اور جو بڑا معزز ہے، آج تو ان کو فتح دے۔ آپ سوچئے کہ اس کو یہ یقین کس بات کا تھا کہ میں، ہم لوگ جو خانہ کعبہ کی خدمت کرتے ہیں، تولیت کرتے ہیں، اور ہم رشتہ داریوں کو جوڑ کے رکھتے ہیں، ان کی نظر میں اللہ کے نبی صلی اللہ علیہ وسلم تو رشتہ داروں کو کاٹنے والے تھے۔ آج بھی دین والوں کو لوگ پہلا الزام یہی دیتے ہیں کہ ان کی وجہ سے گھر ٹوٹنے لگے، ان کی وجہ سے رشتہ دار، دیکھو یہ کیا ہوا، لو اب یہ کیسی بہو آ گئی ہیں کہ اب میرے بیٹوں کو الگ کر رہی ہیں، اب یہ کیسا پردہ ہے کہ بھئی اب ایک گھر میں بھائی بھائی بہن مل کے نہ بیٹھیں۔ اس طرح کے تانے آج بھی دیے جاتے ہیں۔ ابو جہل کو بھی یہ پورا یقین تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نعوذ باللہ ایک ملحد ہیں، یا انہوں نے دین کے نام پہ فتنے اور فساد پیدا کر دیے، لیکن وہ اپنی ہی بد دعا کا شکار ہو گیا اور اللہ تعالیٰ نے اسی کو بدر کے اندر ہلاک کر دیا۔ اللہ تعالیٰ نے یہاں یہ بات بتا دی کہ ابو جہل کا یہ کہنا اصل میں اس بات کا اظہار تھا کہ اس کو اپنے اوپر فخر تھا، اور جب لوگ دین کے کچھ ظاہری کام کر کے فخر کی نفسیات کا شکار ہو جائے نا، کہ ہم حرم کے پاسبان ہیں اور ہم ابراہیم اور اسماعیل کی نسبت رکھنے والے ہیں، ہمارے پاس اتنی فضیلتیں اور ہم مسجدیں بنانے والے، اور اس طرح کی ظاہری نیکیاں کر کے جب لوگ اپنے آپ کو دیندار سمجھتے ہیں، تو اصل میں وہ اسی بات کا اظہار ہوتا ہے کہ اللہ تعالیٰ پھر کسی کے ظاہری نسبت سے نہیں معروب ہوتا، اصل بات کسی کے اندر کے عمل کی ہے۔ گو کہ اس وقت کے حالات یہ ثابت کر رہے ہوں گے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم رشتوں کو توڑنے والے اور امت کا بٹوارا کرنے والے ہیں، لیکن اللہ نے اللہ کے نبی کی مدد کر کے یہ بتا دیا کہ ابو جہل کی جو خوش فہمی تھی اپنے بارے میں وہ کتنی بڑی غلط فہمی تھی۔ یا ایھا الذین آمنوا اطیعوا اللہ ورسولہ ولا تولوا عنہ وانتم تسمعون۔ اے ایمان والو، اللہ کا اور اس کے رسول کا کہنا مانو، اور اس کا کہنا ماننے سے روگردانی مت کرو، اور سنتے جانتے بوجھتے اور اس کا کہنا ماننے سے روگردانی مت کرو سنتے جانتے ہوئے، اور تم ان لوگوں کی طرح مت ہو جانا جو دعویٰ تو یہ کرتے ہیں کہ ہم نے سن لیا، حالانکہ وہ سنتے سناتے کچھ بھی نہیں۔ بے شک بدترین مخلوق اللہ کے نزدیک وہ لوگ ہیں جو بہرے ہیں، گونگے ہیں، جبکہ وہ ذرا بھی نہیں سمجھتے، اور اگر اللہ تعالیٰ ان میں کوئی خوبی دیکھتا تو ان کو سننے کی توفیق دے دیتا، اور اگر ان کو اب سنا دے تو ضرور روگردانی کریں گے بے رخی کرتے ہوئے۔ یہ تھی آیت نمبر 20 سے 23۔ اس کا عنوان ہے ایمان کا بیج سننے سے پڑتا ہے۔ اللہ تعالیٰ نے ہم سب کو آنکھیں دیں، کان دیے، اور یہ نعمتیں کیوں دی کہ ہم حق کو پہچانیں۔ کسی انسان کے حق کی طرف آنے کا پہلا مرحلہ کیا ہے؟ کہ وہ اللہ کی بات کو کس سوچ سے سنتا ہے۔ بعض لوگ تو سنتے ہی نہیں، ان کو تو یہ خیال ہے کہ سن لیا تو عمل کرنا پڑے گا، لہٰذا وہ عمل نہ کرنے کے، اپنے عمل سے بچانے کے لیے سننے سے ہی دور رہتے ہیں۔ ایسے لوگوں کو تو اللہ تعالیٰ نے ان لوگوں کی کیٹیگری میں شامل کر ہی دیا کہ جو دعالین میں سے ہیں، جنہوں نے جانتے بوجھتے اپنے لیے بھٹکنے کے راستے کو پسند کیا۔ دنیا میں کوئی ایسا کام نہیں کرتا کہ صرف اس لیے کھانا پکانا نہ سیکھے کہ اس کو کھانا پکانا پڑے گا، کوئی اس لیے بچے کو اسکول نہ بھیجے کہ پھر اس کو امتحان دینا پڑے گا۔ دنیا کے تو چار، یعنی تین چار سال ہو جائیں بچے کی پیدائش کو، تو فکر پڑ جاتی ہے کہ اس کو دین سکھانا ہے، اس کو دنیا سکھانی ہے، ورنہ یہ ان پڑھ رہ جائے گا۔ لیکن بعض دفعہ دس دس بارہ پندرہ پندرہ سال کے ہونے پہ بھی بچوں کو صرف قرآن بھی نہیں پڑھنا آتا، اور وہ مائیں کیا عذر پیش کرتی ہیں کہ کیا کریں، جہاں ہم تھے وہاں کوئی مسجد نہیں تھی، وہاں کوئی قرآن پڑھانے والا نہیں تھا، لیکن ماں تو موجود تھی۔ لیکن اصل بات یہ ہے کہ جو ماں کی پرائیورٹی ہوگی وہ باپ بچے کی بھی ہوگی، لہٰذا ایسے لوگ پھر دنیا کے اعتبار سے تو کئی ترقیوں پہ پہنچ جاتے ہیں، لیکن دین کے اعتبار سے وہ بالکل ایسے ہوتے ہیں کہ انہوں نے سنی انسنی کر دی۔ اللہ تعالیٰ نے ان آیتوں میں انسانوں کا جانوروں سے تقابل کیا ہے، کہ وہ لوگ جو اللہ کے راستے میں نکل کے اللہ کی بات کو سنتے ہیں، وہ اس نیت سے سنتے ہیں کہ انہوں نے اس بات کو قبول کرنا ہے، وہ تو ہیں انسان، اور وہ لوگ جو سننے کے باوجود سیکھنے کی اور سمجھنے کی صلاحیت نہیں رکھتے، اصل میں پھر ان کا ایسا ہی ہے سننا کہ جیسے کسی جانور نے سنا۔ کہ دین کی بات کو سننا، اس کے سامنے جب حق آئے اور اس کو انسان صرف اس نیت سے سنے کہ ٹھیک ہے دیکھتے ہیں کیا ہوتا ہے، ماننا تھوڑی ہے۔ جو لوگ نہ ماننے کی نیت سے قرآن کو سنتا ہے، اللہ کی نگاہوں میں وہ ایسے ہی ہے کہ جس نے اس کو سنا ہی نہیں۔ دیکھیے، بات کتنی ہی سچی کیوں نہ ہو اور بات کتنی ہی خوبصورت کیوں نہ ہو، کسی بندے کے اوپر اس کا اثر تبھی ہوتا ہے جب بندہ اس کو سننا چاہے، لیکن بعض دفعہ حسد، کبر، مصلحت پسندی، ظاہر پرستی کا مزاج انسان کو سچائی کو قبول کرنے سے دور کر دیتا ہے۔ بعض دفعہ لوگ پورا پورا قرآن سن لیتے ہیں، پورا پورا قرآن پڑھ کے پڑھا بھی لیتے ہیں، لیکن کچھ خاص مسئلوں میں الجھے ہوتے ہیں کہ اس پہ ہم عمل نہیں کر سکتے، تو گویا کہ اس حکم کے بارے میں پھر وہ ایسے ہی ہیں کہ انہوں نے سنا انسنا کر دیا۔ ایسے لوگوں کا ایمان مکمل نہیں ہو سکتا، کیونکہ ایمان بظاہر ایک قول ہے، لیکن حقیقت کے اعتبار سے یہ ایک انسانی فیصلہ ہے جو انسان سوچ سمجھ کے کرتا ہے۔ ایمان صرف زبان کی شہادت کا نام نہیں، یہ انسان کی ایک مانوی حالت کا لفظی اظہار ہے۔ اگر انسان حقیقت سے مان جائے تو پھر اس کو سمجھ میں آ جاتا ہے کہ میرے پورے جسم کا، میرے مال کا، میری ذات کا مالک اللہ تعالیٰ ہے، اور ایسا انسان پھر کبھی بے حس نہیں رہ سکتا۔ لیکن وہ لوگ جو اپنے آپ کو ظاہری کلمے کے ساتھ اتنا منسلک کریں، ایک نہیں لاکھ اور سوا لاکھ بار پڑھ لیں، لیکن ایمان کے تقاضے جہاں آئے تو مصلحت کا شکار ہو جائے، اور ایسے لوگ پھر کہہ سکتے ہیں کہ ان کی زبانیں تو مسلمان ہیں لیکن ان کے جسم جو ہیں وہ مسلمان نہیں، ان کے دل مسلمان نہیں، ایسے لوگوں پر پھر کلمہ پڑھنے کا کوئی خاص اثر نہیں آتا، وہ جیسے پہلے تھے ویسے ہی ہوتے ہیں۔ ان کی زندگی میں بس ایک تبدیلی آ سکتی ہے، اور وہ کیا ہے کہ لوگ ان کو دین والے سمجھ سکتے ہیں، لیکن ان کے اندر کی دنیا میں کوئی تبدیلی نہیں آتی۔ ایسے ہی لوگوں کو اللہ تعالیٰ پھر منافق کہتا ہے۔ اللہ تعالیٰ ہم سب کو نفاق سے محفوظ رکھے۔ اس کے بعد ایک خوبصورت دعوت ہے، یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم۔ اے ایمان والو، تم اللہ اور اس کے رسول کے کہنے کو بجا لاؤ جبکہ رسول تم کو تمہاری زندگی بخش چیز کی طرف بلاتے ہوں، اور جان رکھو کہ اللہ تعالیٰ آدمی اور اس کے قلب کے درمیان آڑ بن جایا کرتا ہے، اور بلا شبہ تم سب کو اللہ ہی کے پاس جمع ہونا ہے، اور تم ایسے وبال سے بچو کہ جو کہ خاص صرف انہی لوگوں پر واقع نہیں ہوگا جو تم میں سے ان گناہوں کے مرتکب ہوئے ہیں، اور یہ جان لو کہ اللہ تعالیٰ سخت سزا دینے والا ہے۔ یہ تھی آیت نمبر 24 سے 25، اس کا عنوان ہے زندگی کی پکار اللہ کے راستے کی پکار ہے۔ یہاں ایمان والوں کو دعوت دی گئی کہ اس دعوت پہ لبیک کہو جو تمہیں زندگی دے گی۔ اس سے کیا مراد ہے؟ یہ جہاد کی پکار ہے، और जिहाद क्या होता है कि हक़ को दूसरों तक पहुंचाने के लिए जिद्दोजहद करना। इसकी इब्तदा ज़ुबान और कलम के ज़रिए तलकीन की सूरत में शुरू होती है, लेकिन आहिस्ता आहिस्ता अगर मानने वाला ना माने और रिएक्ट करे तो नतीजा फिर हिजरत और जिहाद तक पहुंचता है। फिर यहाँ जहन में वो बात रखिएगा कि जिहाद का मकसद या जिहाद का मतलब किताल नहीं। किताल जिहाद का एक आखिरी दर्जा है, हमेशा तो उसकी ज़रूरत ही नहीं पड़ती। एक छोटा सा जिहाद तो हर वक्त शुरू रहता है, जब एक इंसान अपनी उस दुनिया से निकल के जो लोगों की बनाई होती है, अल्लाह की किताब से जुड़ता है, जिहाद तो उसी वक्त शुरू हो जाता है। उसके अंदर तो चोटें रोज़ पड़ती हैं, अंदर तो तीर रोज़ लगते हैं, अपने आप को कचोके लगाता है कि ये मैं कहाँ था, आज तक मैं कहाँ सोया हुआ था, मैं किस कामयाबी को कामयाबी समझता था। ये जिहाद इंसान के नफ्स के जिहाद के साथ चलते चलते फिर कुछ कुछ अंदर तब्दीलियाँ आने लगती हैं। जब अंदर बदलता है तो फिर बाहर भी तब्दीली लाजिम है। जो ही बाहर तब्दीली आती है तो फिर घरों के अंदर एक टसल शुरू होने लगती है। वो लोग जो भी नफ्स की ख्वाहिश पे चलना चाहते हैं, जो भी अंधेरों में रहना चाहते हैं, जो भी सोना चाहते हैं, जागना नहीं चाहते, फिर वो तनकीद करने लगते हैं, तुम क्या हो गई, तुम्हें क्या हुआ, आपको ये क्या हो गया, इस किस्म के जुमले सुनने पड़ते हैं। और इस तरह फिर घर के अंदर एक जिहाद की कैफियत शुरू हो जाती है, फिर एक स्ट्रगलिंग फेज़ में इंसान आने लगता है। खैर, कुछ साल या महीने के बाद जितनी शिद्दत आपके अंदर ज़्यादा होगी, जितना ईमान ज़्यादा होगा, उतना जल्दी अल्लाह ताला आपके घर वालों को मुआविन कर देगा। मुझे जब ऐसी सिस्टर्स आके ये बात कहती हैं कि दीन की तरफ आए हैं, तो अब शौहर ये कहते हैं, वो कहते हैं, और ये, तो मैं उनसे पूछूँ कितनी देर हुई आपके इस शौहरी सफ़र की, कोई मुख्तलिफ कुछ कहता है, कोई साल, कोई दो, कोई चार, छः, तो मैं फ़ौरन उससे एक चीज़ मेरे जहन में आती है कि जो इतनी लंबी हम घरों के अंदर टसल रखते हैं ना, उसकी वजह अल्लाह का दीन नहीं है, उसकी वजह हम हैं। ये हम हैं कि कितनी देर अपने घर की मुखालफत रखाएं। यकीन करें, आज भी हमारा ईमान और हमारी इस्तकामत और हमारी अपनी ज़ात पे इस दीन की एप्लीकेशन तेज़ हो जाए, स्ट्रांग हो जाए, जो लोग फौरन मान जाएंगे। होता क्या है कि जब हम कुछ मानते हैं और कुछ नहीं मानते, हमारा दिल कहता है कि कुरान हम सुन रहे हैं और अमल सारे के सारा घर वाले करें, यहाँ से सुनते हैं और जाके तनकीद घर वालों को कहते करते हैं, आपने पारा सुना, उन्होंने नहीं सुना। जो आपका दिल बदलना चाहिए वो उनका नहीं बदलेगा, जो आपकी ज़ुबान, जो आपका घर, आपका चेहरा, आपकी सोच बदलेगी, वो घर वालों की नहीं बदलेगी। बहुत बड़ी गलती करती हैं बहनें कि अपनी बातें जो यहाँ की सुनी है वो घर जाके उस बंदे को सुनाने लगती हैं जो कोई अपनी मनपसंद चीज़ को देख रहा होता है, जाके खटक से उनकी मनपसंद चीज़ों को बंद करना चाहेंगे। ये तबलीग नहीं है, इससे तो आप घर में एक इश्तियाल की कैफियत पैदा कर लेंगी और वही बात है कि गोला बारूद बरसने लगेगा। नहीं, याद रखिए, सुनने के बाद, इस दावत को कबूल करने के बाद सबसे पहली जो फिक्र है वो आपको अपनी है, खू अनफुसकुम। अगर आप पहले मरहले पे सिर्फ अपने आप को काबू में कर लें, किसी से एक लफ्ज़ ना बोलें, एक ज़ुबान से बात, किसी पे तनकीद कुछ ना करें, आप एक मुकम्मल मुसलमान बन के तो दिखाइए। क्या ये हो सकता है कि एक मुसलमान एक ऐसा मुसलमान बने जो मतलूब है, जो अपने घर वालों के आराम के लिए आराम का ख्याल रखे, उनके लिए कोई बोझ ना बने, वो उनके ऊपर हर वक्त तनकीद कर कर के उनको तानों के तीर ना देता रहे। आप सिर्फ़ एक सही मुसलमान बन के बताइए, आपके साथ रहने वाले कहेंगे इसको क्या हुआ, ये कल तक तो इतने शिकवे करती थी, अब तो इसकी ज़ुबान पे हर वक्त अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। कल तक तो इसके इतने तकाजे थे, आज तो इसका कोई तकाजा ही नहीं रहा। कल तक तो ये हर वक्त तनकीद करती थी, अब तो इसकी ये कैफियत नहीं रही। कल तक तो इसका खर्च इतना था कि हर महीने डांट पड़ती थी, लड़ाई होती थी, अब तो वो रही नहीं। यकीन करें, ये आपकी खामोश तबलीग आपके घर वालों को आपके दीन की तरफ लाएगी। होता क्या है कि एक बात जो हमारे दिल को ज़्यादा लग जाती है और जो ज़रा आसान लगती है, हम वो तो मान लेते हैं और 10 चीज़ें अभी छोड़ते नहीं हैं। हम दोनों जगहों पे पाए जाते हैं, इधर भी और उधर भी। फिर नतीजा क्या होता है कि जब घर वालों की हम किसी मनपसंद चीज़ को रोकते हैं, तोड़ते हैं, तो वो कहते हैं, अच्छा जी, ये तो दीन हो गया, वो क्या है। अक्सर लोग कहते हैं, मुझे ताना मिलता है, लो तुम लोग पढ़ने जाती हो और तुम्हारे अमल तो ठीक नहीं हुए। तो मैंने कहा, ठीक कहते हैं, आप क्यों उनको मना करती हैं, आप अपना काम कीजिए। तो लिहाजा इस तरह पे घरों के अंदर जब माहौल बनता है, एक दफ़ा देखिए, दीन किसी ज़ाहरी लुबादे का नाम नहीं है। दीन कोई ऐसी चीज़ नहीं है कि आप किसी को थाली में रख के पेश कर दें कि जी अब हमने इसको कबूल किए। ये दिल के रास्ते आता है, पहले अंदर को बदलिए, अंदर बदलेगा तो ज़ुबान बदलेगी, ज़ुबान बदलेगा तो दिमाग सोचे बदलेंगी, दिल बदलेगा और होते होते आपका ज़ाहिर बदलेगा। हमारा सारा जिस्म जो हमारे दिल का ग़ुलाम है, हमारा दिल जो उसको करवाता है वही करता है। जब आप इस طرح کے بے ضرر ہو، ایسے لگے کہ آپ گھر میں ہیں ہی نہیں، آپ کے شوہر کو لگے کہ یہ میرے لیے ایک سکون کا باعث بن گئی ہے، بچوں کو لگے کہ یہ ہمارے لیے کتنی پرشفقت ماں ہے کہ اس کو اپنے فالتو وقت میں اور کوئی کام نہیں سوائے ہمیں ہمارے سر کو اپنی گود میں رکھ کے سہلانا۔ آپ بن کے دیکھیے ایسی ماں، آپ ایسی کیئرنگ بیوی بن کے دیکھیے کہ شوہر کو اپنی ماں یاد آ جائے کہ اتنی کیئر تو میری خدمت تو میری ماں نہیں کرتی تھی جتنی میری بیوی کرتی ہے۔ آپ کر کے دیکھیے، زبان سے نہیں بولنا پڑے گا۔ کئی من واس جو ہوتا ہے اس کو ہلکا کر دیتے ہیں عمل کے چند گرام، ہمارے عمل بدل جائیں۔ آج ہم خاموش تبلیغ کرنے لگ جائیں، ہمیں اتنے گلے نہ پھاڑنے پڑے، ہمیں اتنا چیخنا نہ پڑے، ہمیں ممبروں پہ جا کے اتنا ایکسپلائٹیشن نہ کرنا پڑے۔ پھر اس کے بعد آہستہ آہستہ معاشرہ، دوست، ساتھی، اس طرح ہوتے ہوتے یہ پکار پھر بڑھتی جاتی ہے، پھر دوستوں میں انقلاب آتا ہے۔ آج ایک شخص جو دین پہ آتا ہے میں فوراً سوچتی ہوں کہ انشاءاللہ ایک سال کے اندر اندر یہ پورا گھرانہ دین پہ آنے والا ہے، پھر ایک سال نہیں اس کے اوپر کچھ اور مہینے لگا لیں تو دیکھیے گا جو ان کے کلوز فیملی ممبر ہے، جو ان کی بہنیں، جو بھائی، ان کے گھروں میں دیکھیے گا دین جائے گا، پھر اس کے بعد ان کے سسرالوں میں، اور دو تین سال کا سفر ہوتا ہے۔ وہ لوگ جو آج آپ کے دین پہ مذاق اڑاتے ہیں، جو تانوں کے تیر برساتے ہیں، وہ کل آپ کا ساتھ بنا ساتھ دینے والے بنتے ہیں۔ اور یہ بات ایک نہیں، بیسیوں بیسیوں دفعہ دیکھی گئی، اللہ کا یہی وعدہ ہے۔ اصل بات ہے کہ یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول، تم تو قبول کرو، تم تو اس دعا کو قبول کرو۔ اور اس میں دیکھیے زندگی بخش پکار ہے، کیا آپ کو نہیں لگتا کہ دین پہ آنے کے بعد ہی تو اصل زندگی ہے؟ دین کے بغیر جو جیتا ہے وہ تو مرد ہے۔ زندگی بے بندگی شرمندگی، آج وہ لوگ جو آپ کو بہت خوش لگتے ہیں، اگر دین کے بغیر وہ کوئی نعمت لیتے ہیں تو وہ خوش نہیں ہے۔ بظاہر لوگ تو ان کو دیکھ کے رش کریں گے، لیکن آپ ان کے قریب جا کے دیکھیں مزریبل لائف گزار رہے ہیں۔ وہ اتنے فیمس ہیں، وہ اتنے فیمڈ ہیں کہ لوگ ان کو ان سے ہاتھ ملانے کو ترستے ہیں، لیکن وہ جو ہیں وہ راتوں کو سسکیاں بھر کے سوتے ہیں۔ وہ کہتے ہیں ہمیں چین نہیں، ہمیں سکون نہیں، کیوں؟ کہ وہ زندگی بخش پکار سے دور ہے۔ سب سے پیاری زندگی بخشنے والی ریمیڈی اور دعا اللہ کا کلام ہے، وہ طرز زندگی جو اللہ نے دیا۔ مرد مرد بنے، عورت عورت بنے، ماں ماں بنے، باپ جو ہے وہ باپ بنے، ہر رشتے کو اس کی جگہ پہ لائیے۔ جو انتظام عورت کے ہیں وہ عورت کرے، جو مرد کے ہیں وہ مرد کرے، بچہ بچہ بنے، وہ ماں باپ نہ بننے لگ جائے، اور باپ ماں باپ جو ہیں وہ بچے کے ہاتھوں اس طرح غلام نہ بن جائیں کہ وہ ان کو اشاروں پہ نہ چاہیں۔ ہر چیز جگہ پہ آئے گی، آپ محسوس کریں گے کہ یہ زندگی ہے۔ آپ دیکھیے جو بناتا ہے نا کسی چیز کو، اس کے استعمال کا طریقہ بھی بتاتا ہے۔ بس اگر آپ جوتا خریدتے ہیں تو کمپنی آپ کو بتاتی ہے کہ یہ رائٹ فٹ ہے، یہ لیفٹ فٹ ہے۔ آپ سیدھے میں سیدھا پاؤں ڈالیں، الٹے میں الٹا ڈالیں، آپ کمفرٹیبل چلیں گے؟ کوئی ایسا کرے کہ سیدھے پاؤں میں الٹا جوتا اور الٹے میں سیدھا جوتا پہننا چاہے، کیا ہوگا؟ ایک دو چار قدم نہیں چلے گا، گر پڑے گا۔ کمپنی کو جا کے کہے یہ تم نے جوتا بنایا، یہ کوئی جوتا ہے؟ دیکھو اس نے پہنتی میں گر گیا، تو وہ بتائے گا جی کیسے پہننا تھا، اور آپ ذرا اس کو پہننے کا طریقہ بتائیں تو وہ کیا کہے گا کہ جوتے کا قصور نہیں، آپ نے غلط پہنا۔ آپ کپڑا سلواتے ہیں، ایک قمیض کا اگلا حصہ ہے، ایک پچھلا حصہ ہے، ٹیلر ماسٹر کہتا ہے یہ آگے کا حصہ ہے، یہ پیچھے کا حصہ ہے۔ آپ قمیض کو الٹی سائڈ سے پہن لیں، آپ کا سانس رکنے لگے گا، بنانے والے کا قصور نہیں۔ آج ہم یہ جو اسلام کو بدنام کرتے ہیں نا کہ اسلام کے اوپر عمل کرنے سے یہ ہوتا ہے، اصل بات یہ کہ ہم الٹے جوتے پہنتے ہیں، ہم الٹے کپڑے پہننا چاہتے ہیں۔ آج بھی اسلام کو اس کی اصل جگہ پہ رکھ کے دیکھیے، بالکل بغیر کسی ایگزیجوریشن کے، بغیر کسی ایکسٹریمزم کے، اور بالکل اس کی اصل جگہ پہ رکھیں، آپ کو لگے گا کہ انسانیت زندہ ہو گئی۔ آج انسانیت پکار پکار کے کہہ رہی ہے کہ اللہ کے وہ بندے سامنے آئیں جو ہمیں بھی یہ زندگی بخش دوا دیں، یہ ایک قسم کا وائٹامنس ہے، یہ ایک لائف سیورز ہے۔ اللہ کے دین کی شریعت جو ہے نا، یہ لائف سیور ہے۔ لیکن بات یہ ہے کہ جن کو اللہ نے دی ہے ان کو خود بھی تو اس بات کا یقین ہو، اور جس کے ساتھ یہ ہو جاتا ہے اللہ اس کو راستے دکھاتا ہے۔ لیکن یاد رکھیے جو لوگ اس کو قبول نہیں کرتے، پھر اللہ کہتے ہیں کہ میں ان کو قبول کرنے ہی نہیں دیتا۔ ان اللہ یحول بین المرء وقلبی، اللہ بندے کے دل کے بیچ میں حائل ہو جاتا ہے، تم نے انکار کر دیا اب میں تمہیں آنے ہی نہیں دوں گا۔ ایک دفعہ بندہ جب اس شریعت کا انکار کرتا ہے یا خدا فراموش زندگی گزارنے لگتا ہے، وہ پوری خواہش رکھنے کے باوجود اس پکار کی طرف آتا ہی نہیں، وہ آ ہی نہیں سکتا۔ آپ آزما کے دیکھ لیجئے کتنے لوگ ہیں جو آپ کو اکیلے میں بیٹھ کے دین کی باتیں کرتے دکھیں گے۔ بڑا دل کرتا ہے قرآن سیکھیں، بڑا مزہ آتا ہے جب وہاں بیٹھتے ہیں، ایسے لگتا ہے ویسے لگتا ہے، لیکن جو ہی آپ کہتے ہیں کہ آئیے، پھر آپ اب کیوں نہیں آ رہے، آج یہ مسئلہ، آج وہ مسئلہ۔ نتیجہ کیا ہے کہ وہ سب کچھ کرنے کی خواہش رکھنے کے باوجود نہیں آ پاتے، کیوں؟ کہ شیطان ان کو اپنے ہاتھوں سے نکلنے نہیں دے گا۔ شیطان کو سب سے برا وہ بندہ لگتا ہے جو اللہ کے کلام سے جڑتا ہے۔ क्योंकि अल्लाह का कलाम वो पुकार है जो लोगों को ज़िंदगी देती है। ये वो चीज़ है जो शैतान के प्लान्स को ख़राब करने वाली है। उसको कभी अफसोस नहीं होता लोग ये बातें करें, उसको कोई अफसोस नहीं, लोग सारी रात खड़े होके क्याम उल्लैल करते रहें, ही डोंट माइंड। लोग जाके हर साल हरम के अंदर तवाफ़ करें, उमरे करें, उसको ज़्यादा फिक्र नहीं। इसीलिए देखिए लाख हो जाते हैं, उनको कभी मना नहीं करेगा। कुरान पढ़ने की तरफ आएंगे तो 10 किस्म की रुकावट खड़ी करेगा। क्यों? उसको पता है कि यहाँ से तब्दीली होगी। ये है अल्लाह के कलाम, अल्लाह के तरफ जुड़ने वाली चीज़। इबादत करने वालों पे उसको उतना गम नहीं है जितना उसको इल्म इल्म हासिल करने वाले और इल्म देने वाले बुरे लगते हैं। उसके सबसे बड़े दुश्मन जो है ना, वो दाई दीन है। इसीलिए वो ऐसे लोगों के ख़िलाफ़ लोगों को करता है, इसीलिए वो ऐसे लोगों और ऐसी जगहों में झगड़े करवाता है कि लोग इन चीज़ों से फ़ायदा ना हासिल कर सकें और अपनी मौत आप मर जाएं। अल्लाह ताला हमें शैतान के इन सारे ट्रिक्स को समझने की तौफीक अता फरमाए और हम इस पुकार को अपनी ज़िंदगी में ला के देखें, फिर हम इस्लाम की बहारें देखें कि इस्लाम के बाद वाली ज़िंदगी कैसी ज़िंदगी होती है। वस्कुरु इज़न तुम क़लीलुम मुस्तदफून फ़िल अर्दी तखाफून अन यतख़त्तफ़कुम अन्नास। और इस हालत को याद करो जबकि तुम ज़मीन में कलील थे, कमज़ोर शुमार किए जाते थे, इस अंदेशे में रहते थे कि तुमको लोग नोट खसोट ना लें। सो अल्लाह ने तुमको रहने की जगह दी और तुमको अपनी नुसरत से कुव्वत दी और तुमको नफीस नफीस चीज़ें अता और तुमको नफीस नफीस चीज़ें अता कीं ताकि तुम शुक्र करो। ए ईमान वालो, तुम अल्लाह और उसके रसूल के हकूक़ में जानते हुए ख़यानत मत करो और अपनी काबिले हिफाजत चीज़ों में ख़यानत मत करो। और तुम इस बात को जान रखो कि तुम्हारे अम्वाल और तुम्हारी औलाद एक इम्तिहान की चीज़ है। और इस बात को भी जान रखो कि अल्लाह के पास बहुत भारी अजर है। ये थी आयत नंबर 26 से 28। इसका उन्वान है अल्लाह की नेमत को अल्लाह से रुकने वाली चीज़ न बनाओ। दो नेमतों का तذکرہ है नायतों में, माल और औलाद। और इंसान का माल और उसकी औलाद अल्लाह के दिए हुए तोहफे हैं, अल्लाह की दी हुई अमानतें हैं। और किसी की अमानत का सबसे बेहतरीन मसरफ़ क्या होता है कि जब देने वाला उसको मांगे तो उसको खुशी खुशी उसके हवाले कर दिया जाए। दुनिया में कोई आपके पास कोई अमानत रखवाए और जब लेने आए तो आप खुशी से देते हैं कि शुक्र है मेरी ज़िम्मेदारी पूरी हुई, क्योंकि हर वक्त अमानत के ज़ायल होने का डर रहता है। आप अपनी चीज़ें लें, आपको केयर भी नहीं होती, टूटें ख़राब हों जो भी है इस होके। किसी की आप छोटी सी भी चीज़ ले लें, आपकी जान पर बन जाती है क्योंकि ये किसी की चीज़ है। यही सोच अल्लाह ताला यहाँ माल और औलाद के लिए देता है कि देखो ये माल और औलाद मैंने तुम्हें एक अमानत के तौर पे दिए थे। हक ये था कि जब अल्लाह कहे कि मेरे दीन के लिए उठो, इसमें अपनी कुव्वतें लगा दो, तो इंसान अपनी इन्हीं नेमतों को इस्तेमाल करके उस रास्ते में भरने लगे। लेकिन होता क्या है कि जब अल्लाह बंदे को अपने दीन के लिए बुलाता है तो इंसान उसी अमानत को अपने लिए उज़र बना लेता है, जिसको अल्लाह की राह में खर्च करके इंसान अल्लाह से किए हुए अहद और पैमान को पूरा कर सकता था। और इस तरह वो इंसान कामयाबी के किनारे पर पहुंच कर अपने आप को नाकाम कर लेता है। अल्लाह ताला यहाँ ऐसी औलाद और ऐसे माल को जो अल्लाह के रास्ते से रुकने वाली बन जाए उसको फितना और आजमाइश करार देता है। अल्लाह ने ये करेंसी दी थी हमको जन्नत के अंदर दाखिल होने की, लेकिन जब उस करेंसी को मिसयूज़ करके हम बहाना कर लें कि यही चीज़ें हमें अल्लाह के रास्ते से रोकने वाली हैं, तो यहाँ तो अल्लाह ने दे दिया, वहाँ ज़रूरी नहीं कि हमको मिले। लिहाजा हमारे लिए इस हिस्से से अमल की बात यही है कि अगर अल्लाह ताला ने हमें ऐसी नेमतें दी हैं तो उसको फिर हमने अल्लाह के रास्ते के मुआविन और मददगार बनाना है, और ऐसा ना हो कि इन चीज़ों का नाम लेके हम अल्लाह के दीन से हटने लगें। या अय्युहल्लज़ीना आमनू इन तत्तकुल्लाह यजल्लकुम या अय्युहल्लज़ीना आमनू इन तत्तकुल्लाह यजल्लकुम फुरकानम व युकफ्फिरन्कुम सय्यातिकुम व यग़फिर लकुम वल्लाहु ज़ुल फ़ज़लिल अज़ीम। ए ईमान वालो, अगर तुम अल्लाह से डरते रहोगे तो अल्लाह ताला तुमको एक फैसले की चीज़ देगा और तुमसे तुम्हारे गुनाह दूर कर देगा और तुमको बख्श देगा, और अल्लाह ताला बड़े फजल वाला है। اور اس واقعے کا ذکر بھی کیجئے جبکہ کافر لوگ آپ کی نسبت تدبیر سوچ رہے تھے کہ آپ کو قید کریں یا آپ کو قتل کر ڈالیں یا آپ کو خارج از وطن کر دیں، اور وہ تو اپنی تدبیریں کر رہے تھے اور اللہ اپنی تدبیر کر رہا تھا، اور اللہ تعالیٰ سب سے زیادہ مستحکم تدبیر والا ہے۔ یہ تھی آیت نمبر 29 سے 30، اس کا عنوان لکھئے فلاح پا چکا وہ جس کا دل حق بات کا محافظ بنا دیا گیا۔ یہ ایک روایت کا خلاصہ تھا، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس کا دل حق بات کی حفاظت کرنے والا ہو گیا وہ کامیاب ہو گیا۔ کیا مطلب ہے اس کا؟ اس کا مطلب یہ ہے کہ اللہ تعالیٰ نے ہر انسان کے دل میں حق اور باطل کی تمیز کی صلاحیت مختلف رکھی ہوتی ہے۔ وہ شخص جو خواہشوں کا غلام ہوتا ہے نا، اس کو حق اور باطل کا فرق پتہ نہیں چلتا، وہ پھر اکثر اوقات اسی چیز میں پریشان ہوتا ہے، یہ حرام ہے کہ حلال، یہ جائز ہے کہ ناجائز، یہ ٹھیک ہے کہ نہیں، اچھا ذرا میں کسی کو ڈھونڈتی ہوں، کوئی مولوی صاحب ملیں فوراً مسئلہ پوچھنے لگے، کوئی کہیں سوال کا موقع ہے تو وہ فوراً سوال کرنے والا بن جاتا ہے۔ ایسا شخص لوگوں کے ہاتھوں میں کٹ پتلی بن جاتا ہے، ہر شخص اپنے علم اور اپنی سوچ کے مطابق اس کو اس کے سوال کا جواب دیتا ہے، نتیجہ کیا ہوتا ہے کہ وہ ساری زندگی تضادات کا شکار ہوتا ہے، کوئی کہتا ہے جائز ہے تو وہ اس کام کو کرنا شروع کر دیتا ہے، کوئی کہتا ہے ناجائز ہے تو اس کو چھوڑنا شروع کرتا ہے، اور پچھلے کیے پہ ریگریٹ فیل کرتا ہے، اور اسی سے پھر انسان کے اندر اضطراب آتا ہے، اور یہ اضطراب اس حد تک بڑھ جاتا ہے کہ بعض دفعہ پھر انسان کہتے ہیں جی جو من چاہے وہ کر لو، ان مولویوں کو چھوڑو، کوئی کچھ کہتا ہے کوئی کچھ کہتا ہے۔ یقین کریں یہ مزریبل کیفیت ہوتی ہے، گو مگو کی کیفیت ہے۔ اللہ تعالیٰ نے اس کیفیت سے نکلنے کا ایک طریقہ بتا دیا، اور وہ کیا ہے کہ تم اللہ کا ڈر پیدا کر لو، جتنا تقویٰ تمہارے اندر آئے گا اللہ تمہیں اتنا فرقان دے گا، اور فرقان کیا ہے؟ حق اور باطل کے درمیان فرق کرنے کی صلاحیت۔ جو اللہ سے ڈرے گا اس کو خود ہی پتہ چلے گا اللہ کو کیا نہیں پسند، اور اس کو پتہ چل جائے گا کہ اللہ تعالیٰ کو کیا پسند ہے۔ جتنا انسان کے اندر اللہ کا خوف زیادہ ہوتا ہے اتنا ہی اس کو اپنے سوالوں کا جواب خود ہی ملنے لگتا ہے، اور استفتِ قلبک والی کیفیت بننے لگتی ہے۔ اللہ کے نبی سے جب کوئی سوال کرتا، اور سوال بڑا عام فہم ہوتا، تو آپ کہا کرتے تھے اپنے دل سے پوچھو، چاہے لوگ تجھے فتویٰ دیں۔ اور ایسی کیفیت جو ہے وہ انسان کے اندر کب آتی ہے؟ جب وہ تقویٰ کی زندگی بسر کرتا ہے۔ اسی کو پھر آپ معرفت بالبصیرت بھی کہیں گے۔ کسی کے اندر معرفت کی روشنی کب آتی ہے؟ جب وہ اللہ سے ڈرتا ہے۔ راس الحکمتی مخافت اللہ، اللہ تعالیٰ کا خوف جو ہے وہ حکمت کو پیدا کرنے والی چیز ہے۔ تو لہٰذا اگر ہم چاہتے ہیں کہ اللہ تعالیٰ ہمیں برائی اور بھلائی میں فرق کرنے والا بنا دے، اور ہم لوگوں کے محتاج ہونے کی بجائے خود ہی اللہ تعالیٰ سے رہنمائی لے کے اپنے کاموں کو کرنے والے بن جائیں، تو اس کا طریقہ کیا ہے؟ کہ اللہ کا ڈر پیدا کیا جائے۔ اور اللہ کا ڈر کب پیدا ہوتا ہے، کیسے پیدا ہوتا ہے؟ ذالک الکتاب لا ریب فی ہدی للمتقین، یہ کتاب جب شک سے پاک دل کے ساتھ سنی اور سنائی جاتی ہے تو اس کے نتیجے میں اللہ کا خوف جو ہے وہ پیدا ہوتا ہے، اور اللہ کے خوف سے انسان کے اندر حق باطل کی تمیز آنے لگتی ہیں۔ اور پھر ایک ایسا وقت بھی آتا ہے کہ لوگ دشمنوں کی چالوں کو خود بخود سمجھنے لگتا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی جان لینے کے اور آپ کو قتل کرنے کے ارادے دار الندوہ میں ہو رہے تھے، لیکن اللہ نے آپ کو جو فرقان عطا کیا تھا اور وہی کی رہنمائی میں آپ کو پتہ چل گیا کہ یہ آج میری جان لینے کے در پہ، اور اللہ تعالیٰ نے اپنے نبی کو حکم دیا اور آپ مکہ چھوڑ کر مدینہ کی طرف آ گئے۔ یہی ہیں وہ آیتیں کہ جس موقع پہ پھر آپ نے ابوبکر صدیق کو ساتھ لیا اور مکہ سے مدینہ کی طرف چلائے۔ آج دنیا میں لوگ ہمارے ساتھ کتنی کوششیں کرتے ہوں گے، یا کبھی آپ لوگوں کو پریشان ہوتا دیکھیں کہ پتہ نہیں مجھے تو ہمیشہ دھوکہ ہی ہوتا ہے، پتہ نہیں میں لوگوں کو سمجھ نہیں پاتی۔ دنیاوی میدان میں امپلائی رکھیں گے وہ دھوکہ دے کے چلا جائے گا، کسی پہ ٹرسٹ کریں گے وہ آپ کا مال لے کے چلا جائے گا، یہ سب چیزیں فرقان کے نہ ہونے کی دلیل ہیں۔ اللہ کے نبی نے فرمایا کہ مومن کی فراست سے ڈرو، کیونکہ اس کے ساتھ اللہ کی برہان ہوتی ہے، वो लकी बुरहान से देखता है। आज हम दीनदार को जाहिल समझते हैं, ये मौलवी, इनको क्या पता, ये तो बस आम से लोग हैं। हालांकि जो सच्चा दीनदार होगा उसकी निगाह इतनी दूर तक जाएगी जहां आम इंसान सोच भी नहीं सकता। इसीलिए एक सच्चा दाई दीन उस वक्त को नहीं, उससे अगले 5-10 साल को सोच रहा होता है कि आज लोग जिस तरफ जा रहे हैं इसका नतीजा अगले आने वाले सालों में क्या होगा। तो अल्लाह ताला से बड़े प्यार और मोहब्बत से दुआ कीजिए कि अल्लाह हमें ये फुरकान दे और हमें दुनिया में हक और बातिल की तमीज़ पैदा करने वाला बना दे, ताकि फिर हमारे अंदर भी एक ऐसी रोशनी आ जाए कि जिसकी रहनुमाई में हम लोगों को और चीज़ों को देख सकें। वइज़ा तुतला अलैहिम आयातुना, और जब उसके सामने हमारी आयतें पढ़ी जाती हैं तो वो कहते हैं कि हमने सुन लिया, अगर हम चाहें तो इसके बराबर हम भी कह दें, ये तो कुछ नहीं सिर्फ बेसनद बातें हैं जो पहलों से मनकूल चली आ रही हैं। और जबकि इन लोगों ने कहा कि अल्लाह, अगर ये कुरान आपकी तरफ से वाकई है तो हम पर आसमान से पत्थर बरसा, या हम पर कोई दर्दनाक अजाब वाक़े कर दे, और अल्लाह ताला ऐसा ना करेगा कि इनमें आपके होते हुए इनको अजाब दे और अल्लाह इनको अजाब ना देगा इस हालत में कि वो इस्तिग़फ़ार भी करते हों, और इनमें क्या बात है कि अल्लाह इनको सजा ना दे। हालांकि ये लोग मस्जिद हराम से रोकते हैं, जबकि वो लोग इसके मुतवल्ली नहीं, इसके मुतवल्ली तो सिवाय मुत्तकियों के और लोग नहीं, लेकिन इनमें से अक्सर लोग इल्म नहीं रखते। वमा काना सलातुहुम इंदल बैति इल्ला मुकाम व तस्दिया, और इनकी नमाज काबा के पास सिर्फ ये थी, सीटियां बजाना और तालियां बजाना। सो अपने कुफर के सबब इस अजाब का मज़ा चखो। ये थी आयत नंबर 31 से 35, 31 से 35। इनका उन्वान है बिगाड़ के दौर में दीन की सूरत मसख हो जाती है। यहाँ सीटियों और तालियों का तذکرہ हुआ। मक्का वाले जो अपने आप को हज़रत इब्राहीम और इस्माइल के दीन पे होने का दावा करते थे, लेकिन उन्होंने इबादत के रंग में दीन के अंदर सीटियों और तालियों को बजा लिया था। नतीजा क्या हुआ कि वो लोग दीन का एक खुद साख्ता तरीका तो सामने रखते, लेकिन मुतमईन तरीके से पुरसकून अंदाज से दीन की बात सुनना या सुनाना उनकी एक आदत ना रही, और इस काम को वो अपने लिए एक इबादत समझते थे। ये तो कल मक्का वालों की बात थी। अफसोस की बात है कि आज मुसलमानों में से अक्सरियत भी दीन का जो वर्जन सुनती है, या जो दीन का वर्जन जो है उनके सामने आता है, वो कौन सा होता है कि जिसमें सीटियां और तालियां होती हैं। मुझे नाम लेने की ज़रूरत नहीं, आप बहुत अच्छी तरह जानते होंगे कि आज वो लोग भी कि जो लोग कुरान पाक तो शायद इतने शौक़ और ज़ौक़ से ना ही सुने, लेकिन वो बास दफ़ा ऐसी महफिलें बरपा करते हैं कि जिसके अंदर ऐसी तमाम चीज़ें होती हैं। मुझे चंद कुछ अरसा पहले किसी ने ख़बर दी कि अब ये भी एक रिवाज हो गया कि बच्चे की गालिबन 18th जो ईयर होता है, स्वीट टीन क्या कुछ, आई डोंट नो, कोई भी एक साल होता होगा, या 19 या 20 वट एवर, उसको बड़े तपाक से मनाया जाता है। 18 या 19 साल का बच्चा है जवान, और अब माँ बाप उसकी वो बर्थडे जो शायद मेरे हाल टीन एज की आखिरी होती है, आई थिंक सो 19 होगी, बहरहाल जो भी थी, कह वो बच्चे की मनाने लगते हैं, और उस बच्चे को कलमा भी नहीं पढ़ना आता, और उसको यानी नमाज का भी नहीं आता, किसी ने कोशिश भी की तो वो भी कोई कामयाब ना हुई, और उसकी जो बर्थडे है उसके ऊपर उन्होंने बड़े बड़े कवालों को बुलाया है, और इस तरह के मुशायरे हो रहे हैं, और इस खुशी को मनाया जा रहा है कि बच्चा अब 19 साल का हो गया। आप देखिए, हम सब अपने आप को चेक करें, हमें क्या सुन के ज़्यादा मज़ा आता है। मैं सोचती हूँ कि दीन के नाम पे भी हमें गाने वाली धुनें क्यों अच्छी लगती हैं। हम नातें भी सुनते सुनाते हैं तो वो गाने वाला स्टाइल क्यों होता है, हम दुआ भी कोई सुनते हैं वो गाने के स्टाइल में क्यों सुनते हैं, इसलिए कि मिजाज बदल गया। और सीटी और ताली बजाना तो एक इतना बड़ा सिंबल है कि अल्लाह ताला ने कुरान पाक में इस चीज़ को पेश कर दिया। तो ऐसे जो रंग रौनक वाले दीन होते हैं ना, इसको बहुत लोग पसंद करते हैं। ये भी एक मजबूरी होती है कि ऐसी चीज़, चलो दीन के नाम पे सुन रहे हैं, चाहे आपको अपने कपड़ों की होश ना रहे, अगर आप खातून हैं तो आपके कपड़े जो हैं वो आपके जिस्म से हट जाएं, लेकिन आपको एक वजत में पाके और एक जोश में देख कर समझते हैं कि आप अल्लाह के बहुत करीब आ हो गए। अल्लाह के नबी ने ऐसा कोई दीन लोगों को नहीं दिया। असल बात यह है कि जब लोग संजीदा दीन नहीं ले पाते और उस दीन के तकाजे पूरे नहीं कर सकते, बड़ा मुश्किल लगता है अल्लाह की महफिल में खामोश रहना, अल्लाह के कलाम की महफिल में खामोश रहना। ये वो सुन्नत है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर से चलती आई। पिन ड्रॉप साइलेंस होता था। सहाबा कराम जो थे वो इस तरह बैठे होते थे कि बाज़ दफ़ा परिंदे जो थे उनके सरों पे बैठ जाते, ये समझ के कि ये स्टैचूज़ हैं, हिलते भी नहीं थे अपनी जगह से। और लोग इस तरह उस माहौल के सहर में मुब्तला होते थे कि एक मौके पे आपने दज्जाल की बात की तो सहाबे किराम कहते हैं कि हम उस मंजर में इतना महव हुए कि हमें ऐसे लगने लगा कि जैसे अभी झाड़ियाँ हटेंगे और उसके अंदर से दज्जाल बाहर आएगा। लेकिन आज जब डिस्ट्रैक्शन इतनी है, जब आज दीन के अंदर भी इतनी डिस्ट्रैक्शन होगी, तो आप बताइए कि वो दिल कैसे जुड़ेंगे? ये सारी खामोशी क्यों चाहिए होती है कि ये कलाम दिल पे नाजिल हुआ था और आज भी इसका असर कभी आता है जब दिल पे उतरता है। और जब हमारे बीच में मादी डिस्ट्रैक्शंस आ जाती हैं तो फिर हमारे दिल जो है इस असर को कबूल नहीं करते। आज ऐसी खामोश महफिलें लोगों को पसंद नहीं आती, इसलिए मस्जिदों में जाके देखें तो बातें, मैं सोचती हूँ जब ख्वातीन मस्जिद के प्रेइंग रूम में बातें करती हैं तो मुझे तो लगता है कि अल्लाह ताला इनको हिदायत दे दे, इससे बड़ी तो जो हालत कोई और होगी नहीं। और बाज़ दफ़ा मस्जिद के जो रूम्स होते हैं उसको बाज़ बच्चों को एक प्ले ग्राउंड के तौर पर इस्तेमाल किया जाता है, कभी खाना पीना चल रहा है, हंसी मजाक। देखिए, आपके ईमान का तकाजा है कि जूँ ही आप प्रेइंग रूम के अंदर एक कदम रखें उसके बाद आप इतने कॉन्शियस हो जाएं जैसे आप किसी MNA के ड्राइंग रूम में गए। हम किसी बड़े के घर में जाते हैं ना तो हम इतने नपे तुले कदम उठाते हैं, पाँव भी इस तरह रखते हैं कि कहीं उनको हमारा गैर महज़ब होना ना दिखे। लेकिन जब हम अल्लाह के घरों में जाते हैं तो हम इतने इतना रफ़ एटीट्यूड क्यों शो करते हैं? फिर हम वहाँ के कारपेट्स पे खाना फेंकें, वहाँ से इतनी बदबू आए कि आपके लिए नमाज़ पढ़ना मुश्किल हो, वहाँ के कारपेट में इतनी खाने की स्मेल हो कि आप सजदा ना कर सकें। ये दीन नहीं है, ये दीन यकसुई का दीन है। हमारा दीन बड़ा डिसेंट दीन है, ये खूबसूरत दीन है। हमने इसको बिगाड़ दिया और अल्लाह ताला हमें इस बिगाड़ में हिस्सा डालने वालों में ना कर दे, बल्कि एक ऐसा तरीका बनाने वाला बना दे कि लोग वाकई इस दीन की वही कदर कर सकें जो कि इसको करना था, जो इसकी कदर का हक था। इन्नल्लज़ीना कफरू युन्फिकूना अमवालहुम लियसुद्दू अन सबीलिल्लाह, जिन लोगों ने इनकार किया वो अपने माल को इसलिए खर्च करते हैं कि वो अल्लाह की राह से रोकें, सो ये लोग तो अपने मालों को खर्च करते ही रहेंगे, फिर वो माल इनके हक में बायसे हसरत हो फिर वो माल इनके हक में फिर वो माल इनके हक में बायसे हसरत हो जाएंगे, फिर वो मغلوب हो जाएंगे और काफिर लोगों को दोजख की तरफ जमा किया जाएगा ताकि अल्लाह ताला नापाक को पाक से अलग कर दे और नापाकों को एक दूसरे से मिला दे, बस इन सबको इकट्ठा ढेर कर दे, फिर इन सबको जहन्नुम में डाल दे, ऐसे लोग पूरे खसारे में हैं। ये है आयत नंबर 36 से 37। इसका उनवान है ट्रैश को आग लगा दो। ट्रैश को आप गार्बेज कहते होंगे यहाँ गालिबन, कचरे को आग लगा दो। दुनिया में हम देखते हैं कि वो चीज़ें जो हमारे इस्तेमाल की नहीं होती या इस्तेमाल के काबिल नहीं रहती या ख़राब हो जाती हैं, बिल आखिर फिर हम उनको डस्टबिन में फेंक के किसी ऐसी जगह के हवाले कर देते हैं कि जो बाद में फिर उसको आग ही लगाते हैं। बड़े बड़े गार्बेज डिस्पोजल्स को देख लीजिए कि वो हमारा सारा ट्रैश जमा करते हैं और उसके बाद जाके उसको गार्बेज कर देते हैं। अगर कोई चीज़ें रिसाइकल होने की होती होंगी तो उनको रिसाइकल किया जाता होगा, लेकिन अक्सर चीज़ें गार्बेज ही होती हैं। यही असूल अल्लाह ताला का इंसानों के मामले में। वो लोग इंसान दो किस्म के होते हैं, एक पाक रूहें और एक नापाक रूहें। कुछ रूहों की ग़िज़ा वो चीज़ें होती हैं जो अल्लाह को पसंद हैं और कुछ रूहों को उन चीज़ों में लज़्ज़त मिलती है जो उनके और नफ्स के तकाज़ों को पसंद करें और शैतान की मरगूब चीज़ें। आम हालात में क्या होता है कि ये दोनों किस्म के लोग आपस में मिले जुले रहते हैं, इनमें कोई ख़ास फ़र्क नहीं पैदा होता। हर मुआशरे में दोनों तरह के लोग आपको दोनों टेस्ट रखने वाले मिलते हैं। बस दफ़े एक ही घर में दोनों टेस्ट जमा हो जाते हैं, लेकिन अल्लाह ताला को ये मतलूब है कि ये फ़र्क वाज़े हो के आए, ये दुनिया में भी वाज़े हो और आखिरत में तो होगा ही। लिहाजा अल्लाह ताला फिर हक और बातिल की कश्मकश पैदा कर देता है ताकि हर बंदा अपने ईमान के मुताबिक मुख्तलिफ जगह पे चला जाए। इस कश्मकश के दौरान फिर खुल के सामने आता है कि किसका क्या टेस्ट था, हक सामने आता है कुछ मान लेते हैं, कुछ इनकार करने लगते हैं, और जो वाकई सही मानों में अच्छे टेस्ट वाले लोग होते हैं वो फौरन मान लेते हैं, और कुछ लोग जो होते हैं फिर वो उसको इस तरीके से चुटला देते हैं कि अपने साथ दूसरों को भी उसके बारे में मशकूक करते हैं। दुनिया में ये जंगों का लगना और दुनिया में तबलीग और दावत की कोशिशों का आम होना, असल में इसके पीछे बड़ा मुहरक यही होता है कि अल्लाह ताला उस शहर के लोगों को छांट ले, उस इलाके के लोगों को छांट ले, उस मुल्क के लोगों को छांट ले कि किसका टेस्ट क्या है। आप देखिए कि दो दावतें आम हैं, एक शैतान की दावत है जो मीडिया के नाम पे आप रात को एक ऐड देखते हैं और अगले दिन उस दावत पे लब्बई कहने वाले और भारी कीमत के टिकट खरीद के वहाँ पहुँचने वाले कितने होने लगते हैं। ये सिर्फ उसका टिकट नहीं खरीद रहे होते, वो ये बात जाहिर कर रहे होते हैं कि हमारा टेस्ट क्या है, अल्लाह ने दुनिया में छांट दिया। इसी तरह एक पुकार आती है कि अल्लाह का कलाम है, अल्लाह का दीन है, या उसकी कोई भी सूरत हो सकती है प्रैक्टिकल किस्म की, चाहे थोड़े ही लोग क्यों ना उसके ऊपर उठने वाले हों, किसी शहर के अंदर किसी मुआशरे में 8, 10, 15 लोग ही क्यों ना उस दावत को कबूल करने वाले, लोगों की नज़रों में हो सकता है कि वो बहुत थोड़े हों, लेकिन अल्लाह की निगाहों में ये वही लोग हैं कि जिनको अल्लाह ने चुनना था। दुनिया में जब ये छांट अलग होती है तो अल्लाह ताला फिर ऐसे लोगों को आखिर में क्या करेगा? थोड़े से छने हुए लोग जो हैं इनको अल्लाह ताला दारुस्सलाम में जगह देगा और अब आला जन्नतों में बसाएगा, और बाकी लोग उसी असूल के तहत जो हम अपने ट्रैश के साथ करते हैं उनको एक दूसरे के ऊपर रख कर जहन्नुम में आग लगा देगा। जैसे दुनिया में ट्रैश चलता है ना, इसी तरह कल आखिरत में लोग चलेंगे, और अल्लाह जहन्नुम में किसको डालेगा? ट्रैश को डालेगा। आप कह सकते हैं कि जहन्नुम क्या है? ये ट्रैश ट्रैश को डिस्पोज करने वाली जगह। हम कहते हैं अल्लाह को रहम नहीं आएगा, हाँ ये नहीं होगा। आपको कभी अपना कचरा जलाते हुए रहम आया? आपको उन खाली बॉटलों और वो पुराने छिलकों पर रहम आया? आप तो कहते हैं ये ताफून है, ये बदबू पैदा कर रहे हैं, फेंको इसको, जलाओ इसको। आज तो हम बहुत आराम से अपना डिस्पोज कर देते हैं ना घरों से बाहर। एक दौर था कि लोग अपना कूड़ा खुद ही फेंकते थे, खुद ही चलाते थे, और उन जगहों से गुजरना मुहाल हो जाता है जहाँ इंसानों की बाकियात चीज़ें जो पड़ी हों। तो लिहाजा जहन्नुम जो है वो क्या है? और अल्लाह ताला कहते हैं फयरकुमहू जमीयन, एक के ऊपर दूसरा ऐसे तहे लगाएगा, ये है नाफरमान, ये है सूदखोर, ये है मुशरिक, ये है वो, और सबको आगे करके फिर अल्लाह ताला उनको आग लगा देगा। अल्लाह ना करे कि हम ऐसे लोगों में हों। कुल लिल्लज़ीना कफरू, और कह दीजिए उन लोगों से जिन्होंने कुफ्र किया, अगर ये लोग बाज आ जाएं तो इनके सारे गुनाह जो पहले हो चुके हैं सब माफ़ हो जाएंगे, और अगर वो अपनी पुरानी आदत पर रहेंगे तो कुफारे साबिकीन के हक में कानून नाफिस हो चुका, और तुम इनसे इस हद तक लड़ो कि इनमें फसाद अकीदा बाकी न रहे और दीन अल्लाह ही का हो जाए। फिर अगर ये बाज आ जाएं और तो अल्लाह ताला इनके अमाल को खूब देखता है, व इन तवल्लौ फालमू अन्नल्लाह मौलाकुम नेमल मौला व नेमन नसीर, और अगर वो रूगरदानी करें तो यकीन रखें कि अल्लाह ताला तुम्हारा कारसाज है और वो बहुत अच्छा कारसाज है और बहुत अच्छा मददगार है। ये थी आयत नंबर 38 से 40। इन आयतों का उन्वान है जो शख्स जैसा अमल करेगा वैसा ही बदला पाएगा। ये इस्लाम का वो बुनियादी असूल है जिस पे अल्लाह ताला ने इस दुनिया का निज़ाम रखा है, और इसी की बाकियात जो है इंसान आखिरत में देखेगा। हाँ एक इस्तिस्नाई सूरत है, एक एक्सेप्शन है, और वो क्या कि एक इंसान तौबा कर ले। जो ही एक इंसान तौबा करता है अल्लाह उसके पिछले आमाल को ना सिर्फ जे के ख़त्म कर देते हैं बल्कि जब वो उस अमल पे दवाम कायम करता है, इस्तकामत रखता है, तो पिछले गुनाहों को अल्लाह ताला उसकी नेकियों में बदल देता है। क़यामत के दिन एक ऐसा ही मामला होगा। एक शख्स जो तौबा करके दुनिया से गया, उसको तो ये उम्मीद थी कि मेरे सारे गुनाह वाइप आउट हो गए, लेकिन जब कल मैदान महशर में जाके अपने नाम आमाल को देखेगा तो वहाँ उसको वो सारे गुनाह दिखेंगे जो उसने किए थे। एकदम घबरा जाएगा, एक छुरछुरी आएगी उसको कि अल्लाह क्या तूने ये नहीं कहा था कि जो गुनाह तुम माफ़ कर दो, जो तुम तौबा कर लोगे मैं उन गुनाहों को माफ़ कर दूंगा। बस उस छुरछुरी के आने के बाद जब दोबारा अपने नामे अमाल को देखेगा तो वहाँ उसमें से कोई एक गुनाह भी नहीं होगा। ये पहला दिखाना उसके अंदर तशक्कुर का पैदा करना था कि देखो अगर तौबा ना करते तो ये थी फहरिस्तें। ऐसा शख्स फिर वहाँ खुशी महसूस करेगा। तौबा दीन इस्लाम की सबसे मजबूत चीज़ है। کیونکہ یہ شرک جیسے گناہ کو بھی بہا کے لے جاتی ہے. یہ آنکھوں کے راستے آنسو گرتے ہیں اور انسان کے گناہوں کو بہا کے اسے اتنا دور لے جاتے ہیں کہ کبھی دوبارہ ان کی طرف پلٹ کے دیکھنا بھی نہیں چاہتا. اللہ تعالیٰ کتنی پیاری آیت کے اوپر اس بارے کا اختتام کرتے ہیں کہ دیکھو تم اس دنیا میں آئے ہو, اللہ نے تمہیں دعوت دی, حق اور باطل کا مارکا ہر جگہ لگا ہوا ہے, تم پیچھے جو کر چکے سو کر چکے, آج واپس آ جاؤ. تم واپس آؤ گے میں تمہیں تانا نہیں دوں گا, میں الزام نہیں دوں گا, میں یہ نہیں کہوں گا کہ 900 چوہے کھا کے بلی حج کو آ گئی. اللہ کبھی تانا نہیں دیتا. اللہ تعالیٰ چاہتے ہیں کہ انسان پچھلے گناہوں پہ توبہ کریں اور آئندہ کے لیے ارادے کریں. توبہ کرنے کے بعد آئندہ کے لیے کوئی نیکی کا ارادہ نہ کرنا اصل میں اپنی توبہ کو مشکوک بنانا ہے. پھر دوبارہ اسی گناہ کی طرف پلٹ جانے کا ایک سمبل ہے. تو چلیے کوئی اچھی سی نیت کرتے ہیں اپنے لیے کہ اللہ ان 9 پاروں کی تکمیل پہ ہمیں توفیق دے کہ کوئی ایسی نیکی کی نیت کریں جو آج تک نہیں کر رہی تھی. چند سیکنڈ لیجیے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. الحمد للہ پارا پورا ہوا, آگے چلیں گے.